جماعت میں باہر علاقوں میں کام کرنے جاتے تھے ان کو یہ تقاضا کیا جاتا تھا کہ تم وہاں سے نقد لوگوں کو اٹھا کر لاؤ اور یہاں مدینہ منورہ کے معاشرے میں ماحول میں وہ آنے والا مجمع چند دن ان کے ساتھ گزارتا تھا کہ مدینہ منورہ کے معاشرے کا اثر لے لیتا تھا. ہمارے جو اللہ کے راستے کا خروج ہے وہ دین کی طلب پیدا کرنے کے لیے ہوتا ہے کہ ہم سال میں چلا جائیں گے, باقی تو وقت اپنے مقام پر ہم رہتے ہیں. لیکن چونکہ ایک آدمی بالکل بے حس ہوتا ہے, اس کی طبیعت میں کوئی حس نہیں ہوتی, تو یہ خروج اس کے اندر حس پیدا کر دیتا ہے. ابھی نماز سے پہلے ایک مولوی صاحب مجھے سنا رہے تھے کہ ہمارے ایک مولوی صاحب تھے جو ہمارے وہاں پڑے ہیں, تو ان کے اندر پابندی والی زندگی زیادہ نہیں تھی فکر کی. ان کے خاندان کے وہ پہلے مولوی صاحب ہیں, تو سستی تھی طبیعت تک, سستی تھی. ابھی وقت لگا کر آئے دیکھتا ہوں ان کے اندر فکر بھی بڑھ گئی اور چستی بھی آ گئی. اس محنت میں یہ چیز ہے کہ آدمی کے اندر اس کا احساس پیدا کر دے, کیونکہ یہ محنت میں سب سے بڑا جو اثر ہوتا ہے وہ آدمی کے اندر کے ایمان پر ہوتا ہے, اور ایمان پر اثر ہونے سے ہی سارے عمل حرکت میں آتے ہیں. لقمان حکیم نے اپنے بیٹے سے کہا, بیٹا جس کا یقین جتنا مضبوط ہوگا اس کے جسم سے نکلنے والے اعمال اتنے مضبوط ہوں گے, اور جس کا یقین کمزور ہوگا اس کے جسم سے نکلنے والے اعمال کمزور ہوں گے. آدمی کو عمل پر جو چیز چلاتی ہے وہ اس کی معلومات نہیں چلاتی, اس عمل کے کرنے پر جو ملنے والا ہے اس کے وعدے چلاتے ہیں. یہ عملوں کے چھوٹنے پر جو اللہ نے وعیدیں بیان کی ہے ان وعیدوں کا خوف آدمی کو عمل پر کھڑا کرتا ہے. معلومات سے نہیں ہوتا. یہ جتنے لوگ بے نمازی ہیں, صرف جمعہ کے نمازی ہیں, ان کے پاس جا کر ہم پوچھیں کہ پانچ وقت کی نماز فرض ہے کہ نہیں, کہ سب کو معلوم ہے, تو پھر وہ کیوں نہیں آتے؟ کہ اندر وہ جو چیز اندر کی جو طاقت ہے جو ان کو عمل پر لے آئے اس میں ضعف ہے. یہ جتنی بے پردہ عورتیں ہیں ان سے زیادہ پوچھیں کہ پردہ فرض ہے کیا نہیں, تو سبھی کو پتا ہے کہ پردہ فرض ہے, پھر کیوں نہیں آ رہی ہے؟ تو وہ پردہ جو چیز کروانے والی چیز ہے اس چیز میں ذوق ہے. اللہ کے امر کی عظمت. پردے کی جب آیت نازل ہوئی تو اس زمانے میں عورتیں بھی مسجد میں جاتی تھی, تو ایک خاتون مسجد سے گھر نہیں پہنچی, تو ان کے گھر والے ان کو تلاش کرنے کے لیے گئے کہ کہاں ہیں, تو مسجد میں کونے میں ہیں. تو پوچھا کہ آپ گھر میں آئیے, آپ یہیں ٹھہری ہوئی ہو؟ تو اس نے جواب دیا کہ آپ کو پتا نہیں ہے پردے کی آیت نازل ہو گئی. تو میاں کہنے لگے کہ ابھی تو اندھیرا ہے, آپ چلیے, کوئی مسئلہ نہیں ہے. تو کہنے لگے مسئلہ اندھیرے اور اجالے کا نہیں ہے, مسئلہ اللہ کے حکم کا ہے, اللہ کے امر کا ہے. اندر جب یہ چیز پیدا ہوتی ہے تو آدمی عمل والا ہوتا ہے. یہ جتنے شراب پیتے ہیں ان شرابیوں سے پوچھو کہ شراب حرام ہے کہ نہیں, تو شراب کے نشے میں یہ بات کہیں گے کہ ہاں شراب حرام ہے, پھر کیوں نہیں چھوڑ پاتے؟ اسی آدمی کو کوئی آدمی نشہ کر رہا تھا اور ڈاکٹر کوئی آثار نظر آئے کینسر کے, تو ڈاکٹر صاحب نے کہا کہ اب آپ بیڑی نہیں پیئیں گے, چائے نہیں پیئیں گے, تمباکو نہیں کھائیں گے, ایک سیکنڈ میں چھوڑ دیتا ہے. پورا گھر اس کو آج تک ترغیب دے رہا تھا, بیڑی مت کھاؤ, تمباکو مت کھاؤ, فلاں چیز مت لو. شرابی کو کہیں شراب چھوڑ دو, کہ بھائی بہت پرانی عادت پڑی ہوئی ہے, نہیں چھوڑتی, چائے نہیں چھوڑ رہی ہے مان لو, یا بیڑی پان نہیں چھوڑ رہے ہیں. اور اسی کو اگر کوئی ایسے آثار نظر آ جائے اور ڈاکٹر صاحب کہہ دے کہ چھوڑ دو, تو کوئی دیر کرتا ہے؟ تب موت کے خوف نے اس کو چھڑوا دیا. جیسے بیماریوں کا خوف چیزوں کو چھڑوا دیتا ہے, ایسے اللہ کا خوف زندگی میں ملتا ہے. کتابوں میں آتا ہے کہ مومن اللہ کے ناراض ہونے کو ایسے سمجھتا ہے جیسے اس کے اوپر پہاڑ آیا ہو جو گرنے والا ہے, اور منافق گناہوں کو ایسے سمجھتا ہے جیسے مکھی بیٹھی تھی اور اڑ رہی تھی. یہ کیفیت ایک ایک کے اندر پیدا کروانی ہے. یہ جو اللہ کے راستوں کا خروج ہے وہ یہ چیز پیدا کرتا ہے. مولانا علیہ صاحب کے محفوظات پہ وہ فرماتے ہیں کہ اس تبلیغ کرنا لوگوں نے تبلیغ رکھا, اگر میں اس کا کوئی نام رکھتا تو تحریک ایمان رکھتا. سیدھا جو ایسا کو کرتا ہے وہ ایمان کرتا. اس لیے آپ دیکھ رہے ہیں اللہ کے راستے میں جانے کے بعد ایک محلے کا ٹپوری قسم کا آدمی ہوتا ہے, ٹپوری لچا لفنگا, ایک نماز نہیں پڑھ رہا تھا اللہ کے راستے میں جانے کے بعد فوراً دوسرے دن اس کی وہ کیفیت بنتی ہے کہ وہ نماز کا پانچ ٹائم کی نماز پڑھ رہا ہے. گھر میں ایک پلیٹ نہیں دھوتا تھا اور وہاں جب جب خدمت میں آ جائے تو 15 آدمیوں کے برتن دھوتا ہے. یہ کیفیت بنتی ہے خود بخود. اگر اچھا وقت لگے تو, اور اگر اچھا وقت نہ لگے تو پھر یہ چیز پیدا نہیں ہوگی, بلکہ بجائے بننے کے آدمی بگڑ جاتا ہے. ہاں اس راستے میں آدمی بنتا بھی ہے اور بگڑتا بھی ہے. بلکہ میں بیان پڑھ رہا تھا حضرت مولانا شرح اللہ کا, تو اس میں حضرت نے فرمایا کہ دو جگہ کا بگڑا ہوا کہیں نہیں بنتا. اگر دو جگہ وہ بگڑ گیا تو فرمایا کہ وہ دو جگہ کا بگڑا ہوا کہیں نہیں بنے گا. یہ فرمایا کہ اللہ نے کسی کو علم سیکھنے کی توفیق دی اور علم سیکھنے کے لیے گیا اور وہاں اس نے غلط حرکتوں میں وہ مبتلا ہو گیا, اپنا وقت صحیح نہیں گزارا. اس زمانے میں اگر وہ بگڑا تو سب بہت برا نکل گیا. اور دوسرا کوئی آدمی کو اللہ نے اپنے راستے کی توفیق دی اور اس نے اچھا وقت نہیں گزارا تو پھر وہاں جو بگڑے گا تو وہ بھی بہت برا بگڑے گا. اللہ کے راستے کا بگڑا ہوا وہ بہت برا بگڑتا ہے. ایک بیان میں نے پڑھا حضرت نے فرمایا کہ تم لوگ اللہ کے راستے میں جو ہوتے ہو وہ بننے کے ماحول میں ہوتے ہو. پھر مثال دی کہ جیسے بچہ ماں کے پیٹ میں بنتا ہے تو بچے کے بننے کے لیے اللہ نے ماں کا پیٹ بنایا ہے, یہ اس کے بننے کی جگہ ہے. خدا نہ کرے کوئی بچہ اس بننے کی جگہ میں بگڑ جائے, اس کی آنکھیں بھینگی رہ گئی, کان بہرے رہ گئے, ہاتھ میں پیر میں لولا لگڑا بنا گیا اور ایسے ہی پیدا ہو گیا, تو جو ماں کے پیٹ سے ایپ والا پیدا ہوا اس کو اس کی ماں سارے ڈاکٹروں کے پاس لے کر جائے, پیدا اسی کھوٹ پہ ڈاکٹر دور کر سکے گا؟ تو یہ سب یہ کہیں گے بھائی یہ تو پیدا اسی کھوٹ ہے کہ یہ آدمی وہاں خراب ہو گیا جب اس کو کمپلیٹ ہونا تھا, تب اس کے سدھارنے کے کوئی جگہ نہیں. دوسری مثال حضرت نے دی کہ جو روٹی تندور میں بنتی ہے توے پر بنتی ہے, یہ اس کے بننے کی جگہ ہے روٹی کی. کوئی روٹی تندور میں ہی خراب ہو گئی یا کوئی روٹی توے پر ہی جل گئی خراب ہو گئی, اب نیچے اترنے کے بعد روٹی ٹھیک ہو جائے گی؟ ارے بولو بھائی ٹھیک ہو جائے گی, تب اس کے ٹھیک ہونے کی کوئی جگہ نہیں. ایسے اگر یہ وقت صحیح نہیں لگتا تو پھر یہ منفی اثرات اس کی زندگی میں آتے ہیں کہ جس جگہ کی نیکیاں بڑھی اس جگہ کے گناہ بھی بڑھے, جس جگہ کی نیکی بڑھی اس جگہ کے گناہ بھی بڑھے. اس لیے ہمارے وہاں روانگی کے بعد ہندی کی چنڈی کر کے بتاتے ہیں دو دو گھنٹے روانگی. یہ روانگی کے بعد ایسی اس میں جو اعمال ہیں اگر اللہ کے راستے کے خروج کرنے والے ان اعمال کی پابندی کریں تو ایسے طاقتور اعمال ہیں, ایسے زبردست اعمال ہیں کہ یہ آدمی کو خود یہ اعمال ایسے ہیں کہ آدمی کو بزرگ بنا دیتے ہیں. کیا بنا دیتے ہیں بولو؟ بزرگ بنا دیتے ہیں. ہاں ہمارے بزرگوں میں سے گزرے ہیں حضرت رائے پور رحمۃ اللہ علیہ, انہوں نے نامال کو سنا تو وہ تو کہنے لگے کہ بس بس بس اگر کوئی نامال کو کرے گا تو اللہ اس کو کتب بنا دے گا. ہم لوگ رائے پور گئے تھے 2-3 سال پہلے تو دور کے بعد ہمارے بزرگوں میں سے گزرنے کی بات ہو رہی تھی, ہم سب بات کر رہے تھے تو انہوں نے سنایا کہ جب کام شروع ہوا تو کام شروع ہونے کے بعد شروعات میں سب حضرات کو تشویش تھی, پتا نہیں کیا چیز شروع ہوئی ہے. تو حضرت رائے پور رحمۃ اللہ علیہ کی بھی تھوڑی تشویش تھی شروع میں کہ پتا نہیں مولا نے یہ سب کیا بیان کر رہے ہیں آج کل. تو وہ انتظار میں تھے کہ کوئی آدمی ایسا آ جائے کہ جس سے مجھے اس کی معلومات ملے کہ کیا باتیں ہو رہی ہیں تبلیغ میں. تو کہ بہت دنوں سے انتظار کر رہے تھے مقدر سے, ایک دن حضرت مولانا منظور نعمانی رحمۃ اللہ علیہ اثر کے بعد پہنچ گئے. وہ ان سے بیعت بھی تھے اور جن سے بیعت ہوتے ہیں ان سے اکثر آدمی پوچھ کر جاتا ہے, اجازت لے کر جاتے ہیں. یہ اچانک پہنچ گئے تو حضرت نے پوچھا کہ جی کیسے آنا ہوا اچانک؟ کہ حضرت تبلیغ جماعت کے ساتھ آیا ہوں. تو انڈے کو کیا چاہیے؟ دو آنکھیں. تو ان کو جو چیز کی طرف تھی دیکھتا ہوں, انہوں نے کہا اچھا تو مولانا دہلی آ کر کیا کہتے ہیں؟ فوراً तो उन्होंने कहा हजरत वो जो बातें कहते हैं वो मेरे पास लिखी हुई है, अगर आप कहो तो मैं सुनाऊं। कहिए सुना। तो खड़े हुए और फरमाते थे मेरे पास 40 बातें थी जो लिखी हुई थी। हजरत ने वो बातें अपने दरवाजे के चौखट पर लटका दी थी, वहां तो वो लिख कर ले गया था। मैं तो मैं खड़ा हुआ और वो सुनाने शुरू की। तो 12 या 13 या 14 इतनी सुनाई कि कहने लगे बस बस बस बस, ये जो बातें तुम सुना रहे हो अगर ये किसी के अंदर आ जाए तो वो तो कुतुब बन जाएगा। क्या बन जाएगा? ऐसी जोरदार बात है। वो तो जानते हो कौन होता है? वो जो ऊंची टोपी नहीं पहनता बड़ी ऊंची, तो फिर कौन? हजरत शेख के मंसूजा की किताब है मेरे पास, अभी मैं पढ़ रहा था। उसमें हजरत ने फरमाया कुतुब कौन होता है? हजरत ने फरमाया कि अल्लाह के दो निजाम हैं, एक अल्लाह का तशरीयी निजाम है जिसके लिए अल्लाह अंबिया को मबूस फरमाते हैं, और एक अल्लाह का तकवीनी निजाम है जैसे हजरत खबर वगैरह को अल्लाह ने भेजा है, फरिश्तों से अल्लाह अपना काम लेते हैं। ऐसे एक अब्दाल की जमात है दुनिया में जिनसे अल्लाह अपना काम लेते हैं। वो जो अब्दालों की जमात होती है उनके जो अमीर साहब होते हैं उसको कहते हैं कुतुब। तो अगर रायपुरी कहने लगे कि ये तो ऐसे अमल हैं कि अगर इसको कोई करने वाला करे तो इससे तो क्या बन जाएगा वो? अरे बोलो तो सही, कुतुब बन जाएगा। ये अमल ऐसे हैं। हमारे डॉक्टर साहब है डॉक्टर अशरफ साहब, वो एक बार कहने लगे कि वो अकलकुआ में किसी जमाने में मुलाजमत करते थे, अकलकुआ मदरसे में, तो वहाँ असली तलबा की भी तालीम होती है। तो वो कहने लगे कि हम असली तलबा की छुट्टियाँ और एक उन पर तश्कीलें की और उनको जमात में भेजने की बात कर रहे थे। तो मौलाना पंडित शेखुल हदीस से मौलाना रिजवान साहब, उनको हमने कहा हजरत हमारे तलबा जा रहे हैं, हम थोड़ी रवानगी की बात कर लेंगे, आप वहाँ फरमाएं। तो वहाँ गए और हमारी रवानगी की बात में शरीक हो गए। वो कॉलेज के बच्चे हैं। किससे बात हो रही थी रवानगी की? अरे बोलो तो सही, कॉलेज के बच्चों से। अब कॉलेज के बच्चे कैसे होते हैं वो सब जानते हैं। तो उनको हम रवानगी की बात में समझा रहे थे कि भाई हम अपना वक्त कैसे गुजारेंगे। कह जी चार चीजों में वक्त गुजारना है, दावत में, तालीम और ताल्लुम में, जिक्र इबादत में, खिदमत में। ये हम बच्चों को समझा रहे हैं, फिर उसकी तफसील कर रहे हैं कि कैसे गुजारोगे वो। फिर चार चीजों में कम से कम वक्त गुजारना है, खाने पीने में, आराम में, आपस की बातचीत में, बगैर मदद के मस्जिद से बाहर जाने में, ये समझा रहे हैं। फिर चार चीजें बिल्कुल नहीं बोलनी है, सियासत को नहीं बोलना है, हलत हजरा को नहीं बोलना है, मसले मसाइल नहीं बोलना है, अमराज उम्मत नहीं बोलना है। फिर उसी में हमने बताया चार चीजें बिल्कुल नहीं होनी चाहिए। तो क्या चार? कभी जबान का सवाल नहीं होना चाहिए पूरे सफर में, दिल का सवाल नहीं होना चाहिए, इसको इशराफ कहते हैं। दिल का सवाल कैसे होता है? जैसे एक आदमी की मुलाकात में गए, वो वहां खड़ा है चाय की लारी पर, हमारे दिल में बात यह आई कि चलो उससे मुलाकात कर लेंगे, चाय भी पी लेंगे, वो चाय भी पिला देगा। ये दिल का सवाल है। कई बातें हमने की, खड़े हो गए तो मौलाना से कहा बात करने के लिए। मौलाना कह रहे थे कि तुम बातें किससे कह रहे थे? दिल का सवाल भी नहीं होना चाहिए, ये भी, ये तकड़ा से कह रहे थे। तो क्या बात करते हो तुम? हाँ कहिए हमारे वहां दिल से भी एक खोट निकल जाए, वो मेहनत करते करते सुलूक में आखिरी में बताते हैं कि ये भी निकल जाए और तुम पहले भी नहीं समझते रहे हो। ऐसे अमाल हैं, ऐसे अमाल। अगर उन अमाल से आदमी गुजरे तो ये अमाल उसकी तरबियत कर देते हैं, उसका रुख अल्लाह की तरफ हो जाता है, दीन की तरफ उसका रुख हो जाता है। अल्लाह ने ऐसे अमल दिए, इसलिए शैतान में वो कोशिश ये करता है कि पहले तो आदमी अल्लाह के रास्ते में निकले नहीं, और निकल जाए तो दूसरी कोशिश ये करता है कि वो अच्छा वक्त ना गुजारे, क्योंकि अच्छा वक्त गुजारेगा तो कुतुब बन कर आएगा, और अगर इसने अच्छा वक्त नहीं गुजारा तो ये जितना बुरा बिगड़ेगा इतना और कोई बुरा भी नहीं बिगड़ेगा। अल्लाह के रास्ते का बिगड़ा हुआ वो सबसे बुरा बिगड़ेगा। तो हमारा जो वक्त गुजरता है अल्लाह के रास्ते में वो इस कैफियत को बनाने के लिए गुजरता है, बाकी अक्सर जो हमारा वक्त गुजरता है वो तो मकाम पर गुजरता है, हमारे अपने मकाम पर। आज के साल में ज्यादा से ज्यादा चिल्ला देता है, 360 दिन में से 40 दिन निकाल दो तो 320 दिन उसका मकाम पर रहने, اب یہ جو کیفیت اس کی بنی ہے وہ واپس جب آتا ہے ایک انسان ہے جذبات اور کیفیت کے ساتھ واپسی ہوتی ہے. اگر اس واپسی ہونے والے کو اپنے مقام پر اچھی فضا مل گئی, اچھا ماحول مل گیا, تو اچھا ماحول اور اچھی فضا سے اس کو سہارا مل جاتا ہے اور اس کو اس دین پر چلنے میں آسانی ہو جاتی ہے. اور آپ دیکھو کہ اگر اس کو ماحول نہیں ملا ہے, کہاں پر اس کے مسجد میں ماحول نہیں ملا, یا اس آدمی کو اپنے گھر میں ماحول نہیں ملا, یا اس آدمی کو اپنے محلے میں ماحول نہیں ملا, یا اس آدمی کو اپنے گاؤں میں ماحول نہیں ملا, اب اتنے اچھے جذبات کے ساتھ یہ آدمی لوٹا ہے اور مسجد کی فضا سازگار نہیں ہے. جس گھر میں رہتا ہے وہ 10 ممبر ہیں, اب یہ ایک جذبات کے ساتھ آیا ہے اور 9 اسی غلط رخ پر ہیں. اب آپ بتاؤ 9 کے بیچ میں یہ آدمی کتنے دن ٹکر لے گا؟ ارے بھائی 1 لیٹر گرم گرم پانی ہے, آپ نے 9 لیٹر ٹھنڈے پانی میں اس کو ڈالا تو یہ گرم پانی کا کیا حال ہوگا؟ ارے بولو, ٹھنڈا ہو جائے گا. 9 لیٹر اس پر غالب آ جائے گا, 9 لیٹر اس پر غالب آ جائے گا. اور پورا محلے کے 50-100 مکان ہیں. ابھی ایک صاحب مجھے نماز سے پہلے بتا رہے تھے میری مسجد کے اطراف پر 700 مکان ہیں. اب مان لو 700 مکانوں کا ماحول سازگار نہیں ہے, اس میں ایک مکان کا ایک فرد اللہ کے راستے میں جا کر آیا اور اس کو 700 مکان والوں کے بیچ میں رہنا ہے, تو یہ اس کی جو گرمی آئی ہے وہ کتنے دن باقی رہے گی؟ ارے بولو. اسی لیے ہمارے بہت سارے ساتھی وقت لگا کر آتے ہیں, تھوڑے دنوں میں غائب ہو جاتے ہیں. تو باپ کو شکایت ہوتی ہے, بعض مرتبہ مسجد میں آ کر شکایت کرتا ہے کہ میں نے 4 مہینے بچے کو بھیجا تھا, کیا فائدہ ہوا؟ اب وہ نماز بھی نہیں پڑھ رہا, یہ بھی نہیں کر رہا. مجھے تو کوئی کہتا ہے تو میں اس سے یہ کہتا ہوں, حاجی صاحب قصور اس لڑکے کا نہیں ہے, وہ تو اسی دلدل میں پہلے تھا اور جس ماحول میں اس کو لے گئے وہاں تو وہ تہجد گزار بن گیا تھا, نیک بن گیا تھا, لیکن جس ماحول میں دوبارہ لوٹ کر آیا ہے اس ماحول نے دوبارہ اس کو ایسا بنا دیا. گھر کا ماحول, محلے کا ماحول. اس لیے اللہ کے نبی علیہ السلام کی آپ زندگی دیکھو گے, اللہ کے نبی علیہ السلام نے مسجد کا جو ماحول تھا وہ ماحول اس کی فکر ایک ایک فرد میں منتقل کر دی. افراد جس سے ملے گا اس سے یہی بات ملے گی, اجلس بنا نم انسا آدم, افراد میں یہ فکریں منتقل کی کہ جس سے جو بھی ملے اس کو یہی بات ملے گی. جن سے بھی ملو, باتوں سے ملاقات ہو, مسکرات سے ملاقات ہو, کہ ان کے گھروں سے بھی لوگوں کو یہی ملتا تھا. قافلہ آیا مدینہ منورہ, اللہ کے نبی علیہ السلام نے مردوں کو مسجد میں ٹھہرایا, مسکرات کے گھر میں بھیج دیا. ایک ہفتے کے بعد وہ واپس آئے, اللہ کے نبی علیہ السلام نے ان کی کارداری لی. ایک ہفتے کے ماحول میں وہ رہے تو اللہ کے نبی علیہ السلام کی بات کا مفہوم ہے جس نے فرمایا کادو این یفقہوا, کہ جو بات سمجھانے میں تھی ان کو وہاں قریب ہے کہ وہ اپنی بات سمجھ لیں. پھر وہ مہمان بنے دوسرے گھر والوں کے, تھوڑا دن وہاں گزارے پھر حضور کی خدمت میں آ گئے. تو حضور علیہ السلام نے ان کی قرداری لی, فوراً فرمایا قد فقہوا, کہ جو بات سمجھ میں بھیجا تھا وہ بات انہوں نے سمجھ لی, کہ گھروں سے یہ بات آنے والے مجموعوں کو ملتی تھی. تو ہر فرد میں یہ فکر بھر دی گئی, ہر ایک کے گھر میں یہ فکر بھر دی گئی, ان کے محلوں میں یہ فکر بھر دی گئی. جس محلے میں وہ رہ رہے ہیں اس محلے میں, اور سب سے آگے بڑھ کر سب سے بری جگہ جو آج دنیا میں ہے وہ بازار ہے. بازار شر و بقاء اسواقها, کہ سب سے بری جگہ, اللہ کا گھر سب سے زیادہ بازاروں میں بولا جاتا ہے. وہ جگہ کے لیے حضرت علی فرماتے ہیں کہ ہمارے بازار ہماری مسجدوں جیسے ہو گئے. آپ اندازہ کریں محنت کیسی ہوئی ہوگی, پھر اس ماحول میں آدمی ٹک جاتا ہے, جم جاتا ہے. اور اگر ماحول نہ ملے تو اچھے اچھے ماحول سے ختم ہو جاتے ہیں, ماحول نہ ملے. جس ماحول جیسا ماحول ملے گا ایسا اس کے اوپر اثرات ہوں گے. ارے بھائی حضور علیہ السلام کے زمانے میں ایسا ہوا ہے, ایک آدمی تھے جو اسلام میں داخل ہوئے, جب وہ مسلمان ہو گئے تو ان کی والدہ کو برا لگا کہ بیٹا کیوں مسلمان ہو گئے, ہجرت کر کے وہ مدینہ منورہ آ گئے. ان کی والدہ مکہ میں تھی, اس نے کہا قسم کھائی کہ میرا بیٹا وہاں چلا گیا ہے, جب تک میرا بیٹا واپس نہیں آئے گا میں کھانا نہیں کھاؤں گی, جب تک میرا بیٹا واپس نہیں آئے گا میں سر میں تیل نہیں ڈالوں گی. और जब तक मेरा बेटा वापस नहीं आएगा धूप में से छांव में नहीं जाऊंगी। तो उसने अपने ऊपर एक बड़ी बात ले ली। उनके घर के दो आदमी ये खबर सुनाने के लिए बेटों के बेटे के पास पहुंचे मदीना मुनव्वरा। बेटे की बातें सुनी, बेटे ने अम्मी की बातें सुनी तो उसका दिल भर गया और उन्होंने अम्मी को तसल्ली देने के लिए जाने का इरादा किया। अदमा रजी अल्लाह तआला को पता चला, हजरत उमर ने उनको समझाया क्या उस माहौल में ना जाओ, वहां अगर वहां जाओगे तो अच्छा नहीं लगेगा। तो उन्होंने कहा कि नहीं, वालदा को थोड़ा सा। तो अदमा ने फरमाया कि देखो वो इंसान है, भूख लगेगी तो खाना खाना ही खाना है, खाएगी झटमार कर खाना है, और सर में जुए पड़ेगी तो तेल डालेगी, और धूप लगेगी तो साये में चली जाएगी, आम मत जाओ। तो फिर वो कहने लगे कि असल में मेरा वहां थोड़ा माल भी है तो वो भी ले आऊंगा। ताजमा रजी अल्लाह तआला कहने लगे कि तुम्हें पता है मैं कुरैश के मालदारों में से हूं, मेरा आधा माल आप ले लो मगर वहां मत जाओ। वो जानते थे कि क्या होगा। उन्होंने कहने लगे अभी जाकर आ जाऊंगा। तो उन्होंने जाते हुए एक तलवार हथिये में ली, ऐसा करो जा रहे हो कि मेरी तलवार ले जाओ काम देगी। तो उन्होंने कहा अम्मी से मिलने जाना है, उसमें तलवार को क्या करना है, अभी ले जाओ। तो वो जब जाने लगे तो उन दोनों ने उस तलवार की तारीफ की, वो जो आए थे दोनों उन्होंने। तो तारीफ करने के बाद उन्होंने कहा कि जरा दिखाओ, तो देखने के लिए मांगी, उन्होंने ले ली, उन्होंने उस तलवार को कब्जे में कर लिया और उसके बाद उनको रस्सियों से बांध दिया। वो कहने लगे तुम क्या कर रहे हो, क्या तुम्हारे साथ यही हो रहा है, चलिए उनको पकड़ कर ले गए और वालदा के पास। तो वालदा की हालत देखी तो वहां के माहौल ने ऐसा उन पर असर किया कि उन्होंने उनकी बात कबूल कर ली। अब वो जो चाहती थी ऐसा कर दिया, तो उस माहौल का असर आज तुम्हारा रजी अल्लाह तआला को पता चला। तो उन्होंने उनको खत लिखा यहां से और उसमें आयत देखी, कई वो लोग जिन्होंने अपने जात पर जुलम किया है वो अल्लाह से ना उम्मीद ना हो। वो पढ़ते थे और कह रहे हैं काफी देर तक ये क्या कहना चाह रहे हैं समझ नहीं आ रही थी। क्या मैं रोज पढ़ता रहा, एक दिन अल्लाह ने मेरे दिल को मुंशरह कर दिया और मैं एकदम वहां से निकला और दोबारा हुजूर के हाथ पर आया और इस्लाम मैंने कबूल कर लिया। कैसा होता है इसलिए हम सबको जो तालीम दी गई, एक तरफ तो अल्लाह के रास्ते में जाकर ये फिक्र पैदा करना और आने के बाद ऐसी फिजा बनाना कि जिसमें हम टिक सकें, मस्जिद में ऐसी फिजा बनाना जिसमें हमको हमारी इन चीजों में ताऊ मिल सके, घर में ऐसा माहौल बनाना कि घर में हम जाएं तो हमें इन चीजों का माहौल मिले, मोहल्ले का ऐसा माहौल बनाना कि जिस मोहल्ले के माहौल में हमें इस दीन पर चलने में ताऊ मिले, और बस्ती का ऐसा माहौल बनाना कि हम बस्ती में हमें ताऊ मिले। मदीना मुनव्वरा का अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जाने के बाद मदीना मुनव्वरा का ऐसा माहौल बना, ऐसी मुआशरत बनाई, ऐसी मुआशरत के इनको भी सहारा मिला और जो बाहर से आए वो भी यहां आकर तास्तुर लेकर जाते थे और गलत आदत अखबार वाले थे उनके लिए तमन्ना ये जाहिर की कि ये लोग यहां नहीं रहना चाहिए, ये इनको मदीने से बाहर कर दो। तो जब यहूदी रहते थे उनको दूसरे मोहल्ले में भेज दिया कि हमारी जिला को गंदा ना करें। ये हमारी जो मकानी मेहनत है, हमारे शहीद साहब थे भोपाली रहमतुल्लाह अलैह, वो कहते थे कि अगर हम ये चाहें कि हमारी अपनी जात भी महफूज हो और ये सब जगह पर हमारा माहौल बने तो अल्लाह पाक ने हमारे बुजुर्गों के दिल पर ये जो मकानी काम की शक्ल खोली है इतनी मजबूत शक्ल है कि अगर उसको अच्छे से किया जाए तो आदमी भी महफूज हो जाता है, उसके घर भी महफूज हो जाता है, उसका मोहल्ला, उसकी मस्जिद, और फिर वो इस फिक्र को पूरी दुनिया में पहुंचा सकता है। ऐसे मजबूत अल्लाह ने हमको शक्ल दी है। हजरत मौलाना अबदुल्ला साहब हमदुल्लाह का एक बयान है रायबंड का, मैं पढ़ रहा था। हजरत ने फरमाया क्या तुम ऐसा समझते हो कि जो बातें हजरत को बताई है कि रात में ख्वाब देखा था तो सुबह में कह दिया ऐसा करो ऐसा करो, कई चीजों के लिए मनो आंसू बहाए, क्या बनाए बोलो, मनो आंसू बहाए। आप देखो कि अल्लाह पाक ने इस चैन में सुगड़ जाने के बाद और उसके अंदर आने के बाद कैसे कोने कोने के लोग, बस्तियों के लोगों को अल्लाह ने महफूज कर दिया, एक एक फिजा में आ गए, एक माहौल में आ गए, एक चैन के अंदर लपेट में आ गए, पता नहीं कहां कहां। इसकी जरूरत है और इस माहौल में सबसे ज्यादा जरूरत है, हमारे इस माहौल में बहुत ज्यादा जरूरत है उन शक्लों को कायम करने की। अगर ये शक्लें कायम नहीं की तो फिर जो दूसरी चीजें होगी उससे हमारा माहौल बच नहीं सकेगा, हमारा माशरा हमारा माहौल बच नहीं सकेगा। किंतु और जो जगह पर चर्चे हो रहे हैं वो चर्चे हमारे मस्जिदों में होंगे। आप देखो कि आजकल मस्जिद में मुसल्ली आते हैं तो थोड़ा सा टाइम होगा जमात में तो दो बातें करते होंगे, थोड़ा सा कान लगाकर सुनना वो क्या बातें करते हैं, वो मस्जिद में भी मार्केट की बातें करते हैं। जनाजे में जाना जनाजे में, और जनाजे में तदफीन के मौके पर जनाजा तो कितनी संगीन चीज है, कितनी गंभीर बात है। वहां जो लोग खड़े रहते हैं आप थोड़ा कान लगाकर सुनना, दो बातें करते हो तो सुनना मना है, मतलब कोई थोड़ा बात करते हो तो सुनना कि वो क्या बातें करते हैं। जनाजे में बात मार्केट की बातें करते हैं कि उन चीजों ने यहां दाखिला ले लिया। ऐसा ही होता है, जब मेहनत नहीं होती तो ना अफराद बच पाते हैं ना जगह बच पाती है। अफराद को भी जरा सिर लग जाते हैं, जगहों को भी जरा सिर लग जाते हैं। मैंने वहां जिक्र किया था बैतुल्ला, देखो बैतुल्ला जिसको अल्लाह ने हिदायत का मरकज बनाया, हिदायत का मरकज, जब उसके अतराज में मेहनत छूटी है, एक लंबा जमाना कोई नबी नहीं आया तो अतराज में जो माहौल था वो माहौल बढ़ते बढ़ते बैतुल्ला जैसे बैतुल्ला में घुस गया। 360 बुत बैतुल्ला में दाखिल हो गए तौहीद के मरकज पर। अरे भाई जब बैतुल्ला जैसा बैतुल्ला अतराज से मुतासर हो सकता है तो हमारी और आपकी मस्जिदें, हमारे और आपके मोहल्ले, हमारे और आपके घर, हमारी और आपके घर के अफराद क्या वो मुतासर नहीं होंगे। और अल्लाह के नबी इस्लाम की बेहतर से पहले वो कुछ अंदर आ गया और कब तक रहे, एक लंबे जमाने तक, 40 साल में हुजूर को नबूवत मिली तब भी बाकी है वो बैतुल्ला। अल्लाह के नबी अलैहिस्सलाम हिजरत करके मक्का से मदीना गए तब भी बाकी है। मक्का जब फतह हुआ है उसके बाद अल्लाह के नबी अलैहिस्सलाम तशरीफ लाए, उस वक्त अल्लाह के नबी अलैहिस्सलाम ने बैतुल्ला से वो बुतों को साफ किया है। एक लंबा जमाना जब हमारी मस्जिद में कोई बुत रख जाए तो हम बर्दाश्त करेंगे, और अल्लाह के घर में इतने बुत हैं ये हमारा आप लोगों की इबरत के लिए मिसाल कायम होंगे। इसलिए हम खुश रहने में मुबतला ना रहें कि सब ठीक ठाक हो रहा है, सब ठीक ठाक नहीं हो रहा। हम देखें हमारे यहाँ के साथी जमींदार एक बार सुना रहे थे कि हमने आज इस मजमे को इसलिए जमा किया कि हमने सर्वे किया कि हमारे पास 6000 का मजमा है, 6000 के मजमे में हमारे पास 20% मजमा है जो किसी न किसी दर्जे में हरकत में है, बाकी मजमे में किसी न किसी दर्जे में सुस्ती आ गई है। ये तो ये सुस्ती का आ जाना ठीक होना नहीं हुआ, ये ठीक होना नहीं हुआ, ये जरासीम लग जाएंगे कहीं ना कहीं, बल्कि लग गए इसीलिए सुस्ती हुई, जरासीम लग गए ये उसी की सुस्ती हुई है। और अगर ये जरासीम दूर नहीं हुए तो वो अफराद जो दूसरों पर मेहनत करते थे और दूसरों के उनके जरिए से जो दूसरे संभल जाते थे बेगर याद आ रही तो वो दूसरे को दूर की बात, ये खुद जगह में बालों को जरासीम लग जाएंगे। वो एक चौकीदार जोर जोर से चिल्ला रहा था, भाई जागते रहो, ओ भाई जागते रहो, जागते रहो। तो दूसरा आदमी कहने लगा, भाई तुझे जगाने के लिए थोड़ी बिठाया है, तू चीखता है जागते रहो इसके लिए थोड़ी तुझे बिठाया है। तो वो कहने लगा, भाई मैं तुमको जगाने के लिए नहीं चीख रहा हूँ, तो फिर तो खुद जागता रहूं इसके लिए चीख रहा हूँ। इधर कॉलोनी में चोर घुसेगा तो सबसे पहले देखेगा कि इसका चौकीदार कहाँ है, अगर वो जाकर सोया है पहले इसको बांध दो तो सबसे पहली आफत मुझ पर आएगी, उसके बाद कॉलोनी को लुटेंगे। तो मैं न लुट जाऊं और मेरे ऊपर आफत ना, इसके लिए जाग रहा हूं। ये पूरा मजमा वो है जो दलदल में से सबको निकाल कर लाता है, दलदल में से आपके हाथों कैसे कैसे साथी कहां कहां से निकल कर आए होंगे। मलन एलियासर के मलफूजात में है कि हमारा काम ये जर्रे फकील है, जर्रे फकील जानते हो, पानी में कोई चीज डूब जाए भारी चीज, पानी में से ऐसे हालात होते हैं जैसे अपने गुजराती में उसको हम पहले जमाने में छोटी चीज कुएं में घुट गई तो बिल्ली डालते थे कि यू कड़ी वाली बिल्ली तो उसको डालो तो उसके जरिए कहीं फल चावे निकले, समंदर में कोई चीज डूब गई अब उसमें से निकालना, गहरे पानी में कोई चीज डूब गई रोटी का तो उसको निकालना, इसको कहते हैं जबर सकील। हमारा एक नाम जबर सकील है, पता नहीं कैसे कैसे वो कहां कहां से उठा कर लाए। अजमाता में 2000 रहते रात एक वाली साहब यहाँ मेरे मुलाकात में बैठे हैं 200 दूसरे ने साबित करवाया कि ये हमारे फला इदारे के मुदरिस है, फिर कहने लगे कि ये न्यू मुस्लिम है, तुम्हारा मुदरिस है और बहुत अच्छे मुदरिस है मगर न्यू मुस्लिम है मुस्तकीम भाई। फिर वो कहने लगे कि इनके पास क्रिश्चियन थे, वेस्ट वाले मिलने गए मुलाकात में तो उनकी उनसे भी मुलाकात हो गई तो उनको भी बात समझाई, बात समझ में आ गई तो अल्लाह ने इनको ईमान दिया और अब इनके 3 बेटे मौलवी हो गए। ये जबर सकील ये कहां कहां से उठा कर ले आए। अभी एक साथी मुझे नमाज से पहले सुना रहे थे, एक अभी हमारे पास मौलवी साहब कुछ लोग आए थे साल के लिए तो मैं उनसे कुछ तरके लिए बात कर रहा था तो उन्होंने सुनाया कि फला लड़का एक था उसमें कि वो अच्छे मुतमोल घर का लड़का है कि अभी के पहली बार तबलीग में उनके घर का आदमी निकला वरना उनके घर में किसी ने 3 दिन भी नहीं लगाए। जब वे सती कि वो दूसरी चीजों में मशगूल थे, कोर्स वगैरह करते थे, अल्लाह ने उसमें से इनको निकाला, पूरे खानदान को ले आया है। जब वे सती पता नहीं कैसे कैसे को कहां कहां से उठाकर ले आता है। हमारे भाई आमिर साहब थे पड़ोस के मुल्क में, हमारे यहाँ जैसे फारूक साहब है बेंगलोर वाले ऐसे वही आमिर साहब थे, अभी इंतकाल हो गया उनका कोरोना के जमाने में, मदीना मुनव्वरा में इंतकाल हुआ, बच्ची में तकसीम हुई, कोरोना में अक्सर बच्ची में तकसीम नहीं हो रही थी, अल्लाह ने उनके मुकद्दर में वहां की तकसीम की होगी। कहने लगे कि हमारी जमात एक एक मुल्क में गश्त कर रही थी, गश्त करते करते एक लड़के को देखा बगीचे में बैठा हुआ है बगीचे में और खूब शराब की बोतलें अपने दोस्तों के साथ बैठा है, बिल्कुल शराब में एकदम धुत बिल्कुल। तो उसको मस्जिद वाले मस्जिद में ले गए, गेस्ट वाले मस्जिद में ले जाकर उसे जो नहलाना सब, फिर उसके बाद उसको होश आया तो होश आने के बाद उसने पूछा कि आप मुझे कहां से लाए हो। सजी आप तो वहां बगीचे में बैठे थे शराब पी रहे थे, वहां से उठाकर आपको लाए हैं। तो कहने लगे आपने क्या किया पता है आपको। जी नहीं, जब मैं आज एक बहुत बुरा काम करने वाला था आप वहां से मुझे उठा कर ले आए। क्या करने वाले थे। जब मैं आज अपनी माँ का कत्ल करने वाला था ता क्यों। जब मैं अपनी माँ का अकेला बेटा हूं, मेरे बाप का इंतकाल हो गया तो मेरे अब्बा ने बहुत सारी प्रॉपर्टी छोड़ी तो मुझे दोस्त गलत मिल गए तो मैंने उनकी दोस्ती में अपनी सारी चीजें लगा दी तो मेरी सारी प्रॉपर्टी पूरी हो गई। लेकिन हमारा जो रहने का मकान है वो बहुत बड़ा है, अब मेरे पास पैसे नहीं है तो मेरी माँ को मैंने कई मरतबा कहा कि अम्मी ये घर बेच दें और छोटा दोस्त का ले लें और मुझे पैसे दो। तो माँ मुझे ये कहती है बेटा तूने सारा ही पूरा कर दिया, अब ये भी पूरा कर देगा तो फिर रहेगा क्या तेरे लिए, ये तेरा ही है, मैं तो मर जाऊंगी। लेकिन मुझे वो नशा चढ़ा हुआ था तो माँ को बहुत दिन समझाया तो माँ नहीं मानी। तो मेरे दोस्तों ने मुझे राय ये दी कि तू शराब पी, अच्छे से शराब पी और शराब पीकर माँ को मार डाल, वो रास्ते में कांटा बनी हुई मर जाएगी, फिर पूरा कर्ज ले लेना। क्या मुझे उनकी राय पसंद आ गई तो वो जो आपने शराब की बोतल है देखी थी वो इसके लिए मैंने शराब पी थी कि माँ के पास जाने का था और तुम गश वाले उठाकर ले आए। जब ये सती तो तुम उठाकर ले आए। आप लोगों के हाथों में भी ऐसे ऐसे पता नहीं कैसे आप भी ऐसे ही लोगों के हाथ में आए हो। मैंने आज जिक्र किया था हम में से कोई लगना नहीं चाह रहा था, जब भी हमारे पास कोई तश्कील में आया होगा तो ठीक है चलो मैं देखता हूँ आता हूँ करता हूँ बोलो, सबसे पहले दिन हमारा यही जवाब होता है हम सूफी साहब बनकर दिल कहते हैं ठीक है आप यही ठहरो मैं बैग लेकर आता हूँ और आपके साथ अभी मक्कत चलता हूँ। क्या ऐसा जवाब था हमारा। हम सब भी बचना ही चाह रहे थे लेकिन अल्लाह को हमें ले जाना था तो अल्लाह हमको भी पता नहीं कैसे कैसे दलदल से निकाल कर लाया और आपके जरिए से पता नहीं ऐसे कितने लोग दलदल से निकले होंगे। हम हमारे जरिए से भी कि हमारी नकल हरकत ने बहुत सौरों को संभाला दे दिया। ये हुजूर वाली नकल हरकत है। महाराज ऐसा फरमाते थे कि मैं इस काम को कारे नबूवत यकीन करता हूं, कारे नबूवत यकीन करता हूं। इस जुमले पर गौर करो, ये तो मैंने कह दिया आपने सुन लिया बात पूरी हो गई। मैंने कह दिया और आपने क्या मतलब इसका। कारे नबूवत यकीन करता हूं कि ये काम वो असर जाहिर करेगा जो हुजूर के काम में असर जाहिर किया था, इससे वो चीजें होती जो हुजूर के जमाने में हुजूर की मेहनत से हुई है। अल्लाह के नबी सलाम के जमाने में क्या काम हुआ था कि ये जो अभी कितने फसाद हमारे सामने हैं, हमारे यहाँ हम जिस पर हाई हाई पुकार उठे हैं कि इतनी बुराई, अल्लाह के नबी सलाम के जमाने का तुम माहौल देखोगे इससे ज्यादा खतरनाक था। अच्छा भाई, आज कोई बैतुल्ला में नंगा जा सकता है? कोई जाता है? वो हजरत बैतुल्ला का नंगा दबाव करते थे, मर्द भी और औरतें भी। कैसा जहालत का जमाना। नतीजा ये हुआ कि उनके वहां दबाव करने से बिना वजूद में आया, और वो भी कहां, हरम में। लड़की को जिंदा दरबार कर देते थे, ऐसा गंदा माहौल वजूद में आया था। 600 साल का बिगाड़ नबी की मेहनत ने उस माहौल को तब्दील कर दिया, नबी की मेहनत ने उस माहौल को बदल दिया। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया बेहतरीन जमाना मेरा जमाना है, बेहतरीन जमाना। अल्लाह के नबी सल्लम की मेहनत माहौल को बदल देती है। जिस जगह पर मेहनत होती है वहां के माहौल को बदल देती है, और दूसरा कि ये अफराद को बदल देते हैं। जिस फर्द पर हो अगर सही मेहनत हो तो अफराद को बदल देते हैं। ये अल्लाह के नबी इस्लाम के जो जमाने के लोग थे वो जाहिलियत से गुजरे हुए लोग थे, सब जाहिलियत से गुजरे हुए लोग, लेकिन उन पर हुजूर वाली मेहनत हुई तो उनमें से एक आदमी को इस मेहनत ने कैसा बना दिया। अल्लाह के नबी इस्लाम की बात का मफहूम है कि हमारा एक एक आदमी वो सितारों की तरह है, एक एक आदमी लोगों के लिए नमूना बन गया। जब वो किसी इलाके में मेहनत के लिए जाते थे और कोई पूछता था कि कैसा इस्लाम लाएं, तो वो फरमाते थे असलमो, अपने जात के लिए फरमाते थे कि कूनू मिसलना, हमारे जैसे तुम बन जाओ। वो कैसे बने हुए लोग होंगे कि अफराद सारे के सारे ऐसे बन गए कि जिनसे अल्लाह राजी हो गए। तो नबियों की मेहनत अफराद को भी बदल देती है और नबियों की मेहनत माहौल को भी बदल देती है। अगर इस जमाने में ये मेहनत ऐसे हुई जैसे हमारे हजरात हमसे कह रहे हैं, तो ये बिगाड़ कुछ भी नहीं है जो हम सुन रहे हैं देख रहे हैं। आप देखो कि ये बिगाड़ तो अभी हमारे पास यहाँ हिंदुस्तान में आया है, ये यूरोप के मुल्कों में 50 साल पहले से है। आप उन मुल्कों में जाओ कि वो मुल्क में सालहा साल से यह बिगाड़, लेकिन हुजूर वाली मेहनत ने उन मुल्कों में क्या तब्दीली पैदा कर दी। अभी नमाज से पहले हजरत मौलाना अहमद लाड साहब सुना रहे थे कि हजरत मौलाना यूसुफ रहमतुल्लाह मुफ्ती जैनुल आबिदीन साहब के साथ मस्जिद से निकल रहे थे, तो वहां के सब चमक देखकर कहने लगे कि इन हजरत ने हमारे मक्का को यूरोप के मुल्कों के नक्शे पर ले जाने की बात वो प्लान बना रहे हैं। ताजा हमारी मेहनत से हम उनके मुल्कों को मक्के और मदीने के नक्शे पर हम बना देंगे। हम लोग मौलाना भी थे, हम लोग एक मरतबा वहां गए, स्पेन गए, वहां गए थे, पेरिस गए थे, तो आप देखिए वहां जवान जवान इमामों में लड़कियां बुरकों में हैं, कॉलेज में जा रही है बुरकों के साथ। मुसलमान लड़कियां जितनी हमें यहां बगैर बुरके की नजर आती है उन फिजाओं में कम नजर आती है। आप यूरोप के फिजाओं को देखें, इतनी आजाद फिजा है, उन फिजाओं में इन्होंने इस मुबारक मेहनत ने ये तब्दीलियां बदल दी। मदरसे कायम हो गए और सुन्नत शरीयत वाली जिंदगियां कायम हो गई। कैसे ही रुख की मेहनत होती है। तो हम ये मकानी मेहनत जिसके जरिए से ये माहौल बनता है, इसको हम खाली पांच अमाल ना समझें। ये पांच अमाल अपनी जात से हमें एक ऐसी चीज पर पहुंचाते हैं कि जिससे ये सारे अमाल वजूद में आते हैं। घर में अगर मैंने तालीम का हलका मिसाल के तौर पर शुरू किया, हमारे एक एक घर में शुरू हुआ, तो आप तालीम के हलके को घर में से खत्म कर दो, फिर ये मजमा खुद अपना जायजा ले कि मैं तबलीग वाला हूं, 4 महीने लगाया हुआ हूं। अगर तालीम मेरे घर में ना हो तो क्या मेरे घर में अल्लाह रसूल के कोई चर्चे होते हैं? कितने दिनों में मेरे घर में अल्लाह रसूल के चर्चे होते हैं? अगर ये तालीम का अमल हमारे घरों से खत्म हो जाए तो हमारे घरों से अल्लाह रसूल के चर्चे खत्म हो जाएंगे। क्या हमारे घर के चर्चे ठीक करने के लिए दिखने में बहुत सादा अमल है 10 मिनट की तालीम, लेकिन वो सोच बदल देती है, फिक्र बदल देती है। حضرت رحمت اللہ علیہ کے بعد جو بزرگوں سے ہم نے سنی کہ وہ تمہارے گھروں کے وہ سوراخ بند کر دے گی جن کے راستے سے بھی نہیں داخل ہوتے تھے. بےدی بھی جن راستوں سے داخل ہوتی ہے کہ وہ روز اللہ رسول کی کچھ نہ کچھ بات سنے گی. دکھنے میں بہت سادہ سیدھا عمل ہے. گھروں میں چھ صفات کے مذاکرے آپ دیکھیں کہ یہ صفت زندگی میں لانے کی چیز ہے, اس کو لوگ جاننے بھی نہیں ہے. اگر یہ وہ مذاکرے ختم ہو گئے تو پھر ہمارے بچوں میں اور صفتیں پیدا ہو جائیں گی. ایک دکھنے میں بہت سادہ سیدھا عمل مولانا الیاس صاحب کے مضبوطات میں یہی ہے کہ اس کے سادگی کے پردوں میں لوگوں کو دھوکہ پڑ گیا ہے. تبلیغ کا کام سادہ سیدھا ہے. کیسا ہے بولو؟ اس کی کوئی آفیسر نہیں ہے, اس کے کوئی بڑے بڑے بورڈ نہیں ہے, اس کی کوئی یونیفارم نہیں, اس کی کوئی گاڑیاں نہیں, ہٹو بچوں کی آوازیں نہیں, ہاتھ میں موبائل اور لیپ ٹاپ لے کر وہاں چوڑے کر کے چلنا نہیں. یہاں تو پرانا جھولا لے کر جماعت میں جانے کا ہے اور اپنی جان لگانے کی رفتار میں. تو اتنا سادہ ہے کہ یہ سادگی کی وجہ سے لوگ دھوکہ کھاتے ہیں اور بہت مرتبہ خیال آتا ہے کہ ہم کچھ یوں کریں, کچھ ایسا کریں, اس کے سادگی کی وجہ سے لوگوں کو دھوکہ پڑ گیا. ورنہ ایک تین دن آدمی جاتا ہے تو ایک تین دن میں آدمی اپنی سوچ بدل دیتا ہے, جذبات بدل دیتا ہے. آپ کو ایسے ہزاروں بچے ملیں گے. ہمارے ایک امیر صاحب تھے, ہم لوگ 10 دن گئے تھے رامپور 2001 میں. ایک امیر صاحب تھے ڈاکٹر تنویر صاحب, ابھی آج کل قطر میں. جب ہم لوگ رامپور پہنچے تو ایک علاقے کی جماعت بیرون کی ان کے ساتھ میں تھی. تو جب وہاں پہنچے تو بڑے بوڑھے سب مسجد میں ہوئے, تو وہ جوان کہنے لگے کہ یہ بڑے بوڑھے کیا رہتے ہیں ان سب. تو ہمارے امیر صاحب کہنے لگے کہ مسجد میں ہمارے سب گھروں میں رہتے ہیں. پھر ان کو پوچھنے لگی کہ آپ ایسا کیوں پوچھتے ہو؟ کہ ہم تو اپنے بڑے بوڑھوں کے ساتھ نہیں رہتے, ان کو ہولڈ ہاؤس میں چھوڑ دیتے ہیں. کیوں؟ کہ وہ ڈسٹرب کرتے ہیں, ڈسٹرب ایسا کہا. لیکن امیر صاحب بہت سمجھدار تھے, انہوں نے ان کو کچھ کہا نہیں. روٹی سینکنے کے لیے توا گرم کرنا پڑتا ہے, روٹی سیکنی ہو تو ٹھنڈے توے پر کہ گرم توے پر. آج سب کا دکھ یہ ہے کہ سب ٹھنڈے توے پر روٹی سیکنا چاہتے ہیں. اب ابھی کچھ ہوا ابھی یوں کہہ دو, ابھی کہہ دو. اللہ بھائی توا تھوڑا گرم تو کر, گرم توا ہوگا تو روٹی سیکھے گی, ٹھنڈے توے پر روٹی نہیں سیکھی جاتی. پھوڑا ہوتا ہے, پھوڑا تو ڈاکٹر کچے پھوڑے کو نہیں کاٹتا, اس کو پکاتا ہے. اور پکاؤ پک جائے پھر رشتہ لگا دو. دانا ڈالنا ہو تو سخت زمین پر نہیں ڈالتے, پھر کسان ہل چلاتا ہے. ہاں اب نرم ہو گئے, اب دانا ڈالو, اب کون پر دانا ہے. لوہے کو موڑنا ہو تو گرم کرو. سرخ ہو گیا, اب موڑ دو, جو شکل دینی ہو دے دو. آدمی یہ کہتا ہے کہ پر میرے سے غلط بات برداشت نہیں ہوتی, نہیں میرے سے غلط برداشت نہیں ہوتا, یوں کہتا ہے میرے سے غلط برداشت نہیں ہوتا. اچھا آپ سے نہیں ہوتا, تو اچھا بتاؤ آپ سے پھر برداشت کیا ہوتا ہے؟ آپ سے غلط بات تو برداشت نہیں ہوتی, تو پھر آپ سے برداشت کیا ہوتا ہے؟ صحیح بات تو صحیح بات برداشت کرنے کی نہیں ہوتی, وہ تسلیم کرنے کی ہوتی ہے. صحیح بات تسلیم کرنے کی ہوتی ہے اور برداشت تو غلط بات برداشت کرنے کی ہوتی ہے, اور وہ آپ سے ہو نہیں رہی ہے. پھر آدمی کہتا ہے میں تو صاف صاف بات کروں. اچھا تو اللہ میاں نے آپ کو کہا ہے کہ تم صاف صاف بات کرنا, ایسا کہنا ہے اللہ میاں نے. اس سے ہمارے اتنے مسئلے بگڑے ہیں, اولاد کے بیچ کے مسئلے بگڑ گئے, میاں بیوی کے بیچ کے مسئلے بگڑ گئے, معاشرے کے ماحول کے مسئلے بگڑ گئے. کہ اس کے لیے اندر ایک استعداد بنانی پڑتی ہے بات رکھنے کے لیے, یہ بات کہوں کہ نہ کہوں. مولانا عمر صاحب رحمۃ اللہ علیہ کے بعد ایک بزرگ سناتے تھے, وہ یہ کہتے تھے کہ حضرت کی بہت ساری باتیں ہمارے پاس ہے مگر کہنے کا منہ نہیں ہے. کہ وہ جس جگہ پر تھے اس جگہ سے وہ بات کہیں گے تو چل جائے گی, میری نہیں چلے گی. تو بچے نے آج کوئی چپ کی, اب اس کو مانوس کرنا, قریب کرنا, دوست بنانا, اس کے بعد اس کو ریپیئر کرنا. ابھی کی اور ابھی بائی آرڈر, اور بائی آرڈر میں گھرشن پیدا ہو گیا باپ بیٹوں میں. اتنا گھرشن پیدا ہو گیا کہ ایک دروازے سے ابا داخل ہوتے ہیں, دوسرے دروازے سے صاحب زادے باہر جاتے ہیں. کہ وہ معاشرہ ٹوٹ گئی ہمارے ان چیزوں کی وجہ سے. میاں بیوی میں اختلاف رائے, سخت شدید اختلاف. ہم لوگ ایک جگہ پر ابھی جماعت میں تھے تو ایک باپ کا ایک لڑکا تھا, وہ کہنے لگا مجھے میرے باپ سے سخت نفرت ہو گئی ہے. کیوں؟ کہ میں جب دیکھتا ہوں میری ماں سے کچ کچ کچ کچ کرتا رہتا ہے. کہ مجھے بالکل وہ اس سے نفرت ہو گئی. तो बच्चे कुछ कह नहीं पाते हैं, लेकिन वो सब चीजें देखते हैं। अब अल्लाह के नबी इस्लाम के माशरे में देखें, खातमुन नबीयीन है, इमामुल अंबिया है, लेकिन बच्चों के साथ बच्चों की तरह बनकर रहते थे। घर में जाए तो घोड़ा बन जाते थे और हसन हुसैन को यहां बिठाकर गोल गोल घूमते थे। नमाज पढ़ते थे तो हसनैन उनकी कमर मुबारक पर आकर बैठ जाते थे। तो ऐसा नहीं कहते थे मैं नमाज पढ़ रहा हूं तो देखती नहीं है। एक बार हुजूर मस्जिद में नमाज पढ़ा रहे हैं और वो आकर बैठ गए तो लंबा सजदा सजदा लंबा हो गया। तो साहबी पीछे नमाज पढ़ रहे थे, वो समझे कि पता नहीं क्या हुआ है, तो उन्होंने चालू नमाज में सर उठाकर देखा तो देखा तो कमर पर बैठ गए। तो उन्होंने हाथ लंबा किया उसको उतारो, तो हुजूर ने चालू नमाज में इशारा किया उसको बैठे रहने दो। के घर के माशरत बच्चों के साथ बच्चे बनकर जब घर में जाते थे हसन हुसैन के साथ कहते थे चलो कुश्ती लड़ो, तो दोनों कुश्ती लड़ते थे। तो एक जीत गया उसको शाबाशी दी, शाबाशी दी तो अम्मी जान कहने फातिमा कहने लगी कब उसको शाबाशी देते हो इसको नहीं देते। कहते ये जिब्राइल खड़ा है वो भी इसी को शाबाशी दे रहा है, वो जीत गया है। हम कहते हैं मैं घर में जाऊं मजा ले कोई चूचा करे, हम ऐसा कहते हैं कि मजा ले कोई चूचा करे, फिर तो पुलिस वाला है। क्यों घर के माशरत में 10 मिनट की तालीम तो करूं मगर ये माशरत मैंने घर में नहीं दी तो मेरे आने से मेरे बच्चे मेरे घर में खुश नहीं, वो सहमे सहमे डरे डरे सहमे सहमे खौफ खाए हुए डरे डरे। हुजूर घर वाले के साथ ऐसे रहते थे, ये अम्मी जान फरमाती है कि जब हमारे पास आते थे तो ऐसे रहते थे हमको ऐसा लगता था कि हमको छोड़कर जाएंगे ही नहीं, और जब अजान होती थी तो ऐसे चले जाते थे हमको पहचानते ही नहीं। वो बाकी का मौसम अम्मी भी मियां बेबी की बच्चों के साथ की, या उसके बाद वो चीज घर में मुंतकिल हो गए अल्लाह के नबी इस्लाम की फिक्र में उनकी घरवालियां शरीक हुई। सबसे ज्यादा ताउन जो किया उनकी घरवाली ने किया, अम्मी जान खदीजा रजी अल्लाह वाला घरवाली का ताउन मिलना बहुत बड़ी बात है। ये ताउन से मिलता है, खाली घर की तालीम से बात नहीं बनेगी कि भाई 10 मिनट घर की तालीम की फिर उसके बाद घर में ऐसे रहना होगा जैसे बुजुर्ग घर में रहे हैं। 10 मिनट की तालीम में इतने बुजुर्ग बन गया और फिर 10 मिनट के बाद पता नहीं मैं क्या बन गया। अगर हमने ये चीजों को नहीं सही शक्ल के साथ वजूद किया तो फिर ये सब चीजें टूट फूट जाए। हमारे बुजुर्ग फरमाते थे अपने बच्चों को दोस्त बनाकर संभाल लो वरना दूसरे बाहर लोग खड़े हैं वो तुम्हारे बच्चों को दोस्त बनाकर बर्बाद कर देंगे। बल्कि यूं कहते थे जब तुम्हारे बच्चों के जूते तुम्हारे पैरों के साइज के हो जाएं तो उनको बेटे न समझो वो तुम्हारे दोस्त अब हैं। बेटे समझोगे तो बच्चों की तरह डांटते ही रहोगे, वो चाहे कितना बड़ी उम्र का हो गया डांटते ही रहते। और बच्चों में भी इज्जत नफ्स होती है, इज्जत नफ्स छोटे छोटे बच्चों में इज्जत नफ्स होती है। और हम किसी को भी कहीं भी डांट देते हैं, हमको किसी को डांटने का अधिकार नहीं है। अल्लाह के नबी अलैहिस्सलाम ने कभी किसी को नहीं डांटा है, आप सीरत में देख लेना। अगर कोई बात कहनी है तो अमूमी तौर पर कहते थे माँ बालो अक्वामी, लोगों को क्या हो गया। एक कबीले वाले आए उनको अल्लाह ने इल्म दिया था तो वो अपने पड़ोस वालों को नहीं सिखा सके तो खुतबा दिया माँ बालो अक्वामी कि वो सिखाते सीखते हैं और सिखाते नहीं है। एक मरतबा फरमाया फिर दूसरे जुमा में ये खुतबा दिया तो दूसरे जुमा में खुतबा दिया तो लोगों ने उस कबीले वालों से कहा कि अशारी ये नहीं है तुम लोगों के लिए हुजूर फरमा रहे हैं। अच्छा हम लोगों के लिए, तो कमरे में हुजूर से मिलने गए कम उनके घर तो हुजूर अलैहिस्सलाम ने वहां भी उनको ये नहीं कहा हाँ मैं तुमसे कह रहा हूं बल्कि ये फरमाया कि माँ बालो अक्वामिन यतअल्लमूना वला युअल्लिमून के लोगों को क्या हो गया कि हुजूर एक साल की मोहलत दो एक साल में हम सिखा देंगे। हमें कि हम क्यों डरते हैं भाई हमको क्या अधिकार है। अल्लाह के नबी इस्लाम ने उनके खादिम थे जो हमेशा उनकी खिदमत करते थे हमले की हमले को बनाना और हमले की हिफाजत करना। हुजूर ने हमला बनाया और अपने हमले को कैसे लेकर चले उनके खादिम अल्लाह के नबी इस्लाम ने उनको खिदमत के काम से भेजा तो बच्चे खेल रहे थे वो भी उनके वहां खड़े हो गए काफी देर हो गई वापस लौट कर नहीं आए। तो उनके आने के बाद वो अल्लाह के नबी सलाम उनको काफी देर के बाद भी नहीं आए तो हुजूर ढूंढने गए तो देखा बच्चों के साथ खड़ा है और खेल देख रहा है तो वो उनको लेकर गए और काम पूरा किया। वो फरमाते हैं ना मुझे डांटा ना मुझे धमकाया और मैं तो यूं चाहता हूं यूं बटन दबाऊं ना यूं हो जाना चाहिए यूं बटन दबाऊं ना یہ ہو جانا چاہیے. اس نے ہمارے دلوں میں نفرتیں پیدا کر دی. کیا آدمی محبت کا بھوکا ہوتا ہے, جو محبت دے گا اس کے پاس, کتے کو کھلاؤ کتا قریب آ جائے گا تو ملا کر, اور لکڑی دکھاؤ تو کتا بھی بھاگ جائے گا. اس حملے کو ایسی محبت دینا, ہمارے نوجوان دیکھو کیسے کیسے نوجوان جو محبت دے رہے ہیں ان کے پاس جا رہے ہیں, جو محبت دے رہا ہے ان کے پاس لوگ جا رہے ہیں. اللہ نے اس مجمعے کو یہ استعداد دی ہے, یہ چار چار مہینے لگایا ہوا مجمع. آپ دیکھو کہ محلوں میں کتنا بڑا مجمع ہے, ابھی تک ان تک ہمارا پہنچنا نہیں ہو پا رہا. ہر مسجد والے سروے کریں کہ میں اپنی مسجد کے 100% ملاقاتیں کب ہماری ہوئی تھی. ابھی تک ہماری مسجد کے اطراف میں ہم سے 100% ملاقاتیں نہیں ہوئی ہے. ان کے پاس آپ جاؤ گے بیٹھو گے دیکھو ان میں پتہ نہیں کیسی کیسی چیزیں اتر چکی ہے, پتہ نہیں کیسی کیسی چیزیں. ابھی یہاں ایک والی صاحب ہیں, ابھی اپنے یہاں اس جوڑ میں موجود ہیں, وہ ہم کو سنا رہے تھے کہ یہاں سے ہمارے بزرگوں کی جماعت ہمیشہ جماعت دیوبند جاتی ہے اپنے گجرات کے بچوں کی ملاقات میں, صبح کے بچے جو ہوتے ہیں ان کی ملاقات میں. کہنے لگے اس مرتبہ میں ہم ملنے گیا تو جب ہم ملاقات کر کے نکلے تو ایک بچے نے مجھے کہا آپ سے مجھے بات کر دی. وہ مولوی صاحب بن رہے ہیں, تو جب میں اس سے ملا اکیلے میں تنہائی میں تو اس نے کہا کہ میں تو دہلی کی طرف جا چکا تھا, ناستکتا کی طرف جا چکا تھا, لیکن میرے پاس تبلیغی تھے تو انہوں نے کہتے ایک مولوی صاحب سے میری دعا سلام کروا دی, انہوں نے میری ہم اور ان کی باتوں سے مجھے بات سمجھ میں آ گئی تو میں بچ گیا, اور اب میں یہاں تبلیغ میں لگ گیا اور پھر میں ماشاء اللہ مدرسے میں پڑھنے آیا ہوں. مجھے مشورہ آپ سے یہ کرنا ہے کہ میرے جیسے بہت سارے بچے کالج میں ہیں جن کی میری طرح سوچ بگڑ چکی ہے, تو کیا میں ان کو سمجھانے کے لیے واپس گجرات چلا جاؤں یا اپنی اہلیت پوری کروں؟ ہمیں نہیں پتا کہ کس کے کیسے کیسے ذہن بن رہے ہیں. ہماری چیزیں چھوڑنے کی وجہ سے یہ چیزیں ہوگی ہے, جو چیزیں ہوتی ہے ایک زمین ایسی ہے کہ جس میں زعفران اور گیہوں اور چاول اگانے کی استعداد والی زمین ہے, اتنی زوردار زمین کہ جو زعفران اگا رہی ہے لیکن کھیڑوں نے اس کو پڑھ کر چھوڑ دی, اس پر کھیتی کرنا چھوڑ دی. آپ اس زمین کا اندازہ کرو وہ زمین کا کیا حل بنے گا, کہ جو زمین زعفران اگا سکتی تھی وہ زمین دھیمی گتی میں کڑک ہو جائے گی, سخت ہو جائے گی, وہ اپنی نرمی کی استعداد چھوڑ دے گی. پھر اس کے بعد کہ وہ زمین جو زعفران اگا رہی تھی اس میں کانٹے اگیں گے. یہ جتنے کھیت میں کانٹے اگتے ہیں کوئی اس کو اگانے نہیں جاتا, یہ ببول کے کانٹے خود ہی اگتے ہیں, ایک یہاں اگا ایک وہاں اگا ایک وہاں اگا, ہوتے ہوتے وہ زمین جو زعفران اگا رہی تھی وہ زمین ببول کے کانٹوں سے بھر جاتی ہے اور پھر وہ جنگل بن جاتی ہے. جنگل ایمان والے کو اللہ نے یہ محل پیدا ہونے والے بچے کو فطرت پر اللہ نے پیدا کیا ہے. جب ہماری محنت جو ان پر رہی ہوگی تو ہمارا محلے کا بچہ کیا, ہمارے اپنے بچے ہمارے ہاتھ میں نہیں رہے, ہمارے اپنے بچے. ہمیں اللہ نے یہ مبارک محنت کا نقشہ ایسا دیا ہے اگر صحیح رخ سے کیا جائے تو یہ پوری نسل انسانیت کو ہم سنبھلنے کا ذریعہ بنے. اپنے آپ کو روزانہ میں نے اگر مشورے سے جوڑا اور ایک ایک نمازی کو جوڑا تو سب سے پہلے اس کی سوچ اور فکر پاک رہے, گندی فکر ہونے سے وہ بچ جائے گا. فکر کیا چیز ہے؟ کہ فکر آدمی کے عمل کا امام ہوتی ہے, کہ جس آدمی جس فکر کا ہوگا وہ فکر والا وہ کام کرے گا. دیکھو یہاں جوڑ دیا ہوا تو آپ کے پاس ساتھیوں نے بیک کیا, ان کے فکر میں یہ آیا کہ جوڑ میں پہلے سے آنا ہے تو کل اثر میں وہ آ گئے, ان کی فکر ان کو کل لائی. بعض لوگوں نے بیک کیا مغرب میں جانا ہے, ان کی فکر مغرب کی تھی تو اثر میں نہیں آ سکے, ان کی فکر ان کو مغرب میں لائی. اور بعض لوگوں نے بیک کیا تھا کل نہیں آنا آج آنا ہے تو وہ کل نہیں آ سکے وہ آ جائے, ان سے پوچھو کیوں تو ان کی فکر ہی یہ تھی کہ آج نہیں جانا کل جانا ہے. بعض لوگوں نے یہ فکر کی تھی کہ رات وہیں سوئیں گے تو وہ یہاں سوئے. بعض نے یہ طے کیا تھا کہ نہیں یہاں نہیں سونا جانا ہے تو چلے گئے. کہ آدمی کو اس کی فکر عمل پر کھڑا کرتی ہے. اس کے لیے ہمارے بزرگوں نے ہم کو کہا اور تم بھی مشورے میں جوڑو اور ایک ایک مسلی کو جوڑنا, اور پھر اس کی فکر کی تعمیر ہوتی ہے مشورے میں کہ وہ اپنے ذات کے لیے سوچتا ہے, محلے والوں کے لیے سوچتا ہے, تو سب کے لیے سوچنے والا بن جائے, ورنہ پھر اور فکریں اس کے دماغ کو میں گھر کر جاتی ہے. یہ معمولی نہیں چیز ہے مشورے میں بیٹھنا. پھر اس کے بعد اپنے گھر کے اعمال جیسے میں نے ذکر کیا وہ ان بے دینی کے سراخوں کو بند کر دیتے ہیں, ورنہ میرا اور آپ کا گھر نہیں بچ پائے گا. اپنے بچوں سے کبھی کسی سے اختلاف کر کے دیکھنا کیا ہو رہا ہے. وہ ایک شاعر کہتا ہے, ایک شاعر, نقشوں کو نہ جانچو تم ظاہری چیزوں کو نہ دیکھو, نقشوں کو نہ چاہو تم, لوگوں سے مل کے دیکھو کیا چیز جی رہی ہے کیا چیز مر رہی ہے. اپنی بیٹیوں کو دیکھ رہے ہیں. کل ایک پنڈت صاحب مجھے آپ کی یہی سورت میں سنا رہے تھے کہ ہمارے محلے میں ایک لڑکی پڑھنے آتی ہے ان کے رشتے دار کے وہاں. تو اس لڑکی نے ماں باپ سے کہا مجھے تو یہاں پڑھنا نہیں ہے لیکن میرے ماں باپ تبلیغ والے ہیں تو زبردستی بھیجتے ہیں کہ بس میں تھوڑی بڑی ہو جاؤں میں کینیڈا چلی جاؤں گی اور آزاد زندگی گزاروں گی آزاد. یہ تبلیغ والے کے گھر میں بچی پڑھنا چڑھ رہی ہے. پرسوں اس جمعرات میں میں بڑودا میں تھا تو بڑودا میں میں ہفتہ وار اجتماع میں تو وہاں ایک لڑکا مل جائے کہ یہ ہمارے فلاں حاجی صاحب ہیں انہوں نے 4 مہینے لگائے ہیں سفید بال ہیں. جب وہ تعلیم کر رہے تھے تو ان کی گھر والی کہنے لگی کہ جو تم تعلیم میں پڑھ رہے ہو کیا یہ سچا ہو سکتا ہے؟ کب اللہ کی بات پر شک. یہ تو ہم دور دور سے سب دیکھ رہے ہیں. دور تھی بدا ڈونگر رڑیاں لوگوں سے ملیں گے تب پتہ چلے گا کہ لوگوں نے یہ باتیں جو سنی ہیں معاشرے کی اور پتہ نہیں کہاں کہاں کے راستوں سے ہم نے ان کے پاس جانا چھوڑ دیا تو اور چیزوں نے ان کے دل دماغ پر گھر کر دیا. ہمارے بچوں سے ہمیں یہ دہن سازی کی باتیں کرنی پڑے گی. مولانا احمد حسین آخرت کے تذکرے کر رہے ہیں. آپ دیکھو اللہ کے نبی علیہ السلام موقع بہ موقع گھر والوں کو فوراً آخرت کی باتیں کر رہے ہیں. وہ غلام مانگنے آئی ہے حضور ایک موقع دے دیجیے تو آخرت کی طرف متوجہ کریں گے. گھر والی نے کچی اینٹوں کی دیوار کھڑی کر دی تو آخرت کی طرف متوجہ کر رہے ہیں کہ یہ دیوار ان سے تو زیادہ موت قریب ہے. یہ قدم قدم پر یہ ماحول ہمیں بنانا پڑے گا. یہ ماحول ہے نا علامت قیامت میں کہ صبح کا مسلمان شام کو کافر ہو جائے گا. کیسے ہوگا کہ ایسا ہوگا تبھی ہوگا کہ ہمیں ایسی زبردست محنت کی گھر کی محنت پھر ہمارے محلے کی محنت ہم کو دی کہ 2.5 گھنٹے کے ذریعے سے ایک ایک محلے میں ایک فکروں کو بھرنا, ہمارے گشت کے ذریعے سے پورے محلے والوں کی اجتماعی فکر بنانا. کیونکہ اگر محلے میں ایک آدمی بھی ہماری فکروں کے خلاف ہے ایک آدمی بھی تو ہم اس کو معمولی نہ سمجھیں. وہ جو گناہ کو چلائے گا وہ گناہ پوری بستی میں چلے گا. ابھی ہمارے ہم لوگ ایک جگہ پر تھے اسی ہفتے میں یہ جمعہ میں نے اسی بستی میں پڑھی. وہ بستی میں آج تک شادی میں بینڈ باجا نہیں بجا, گانے نہیں بجے, میوزک نہیں آیا, آج تک نہیں آیا. اس ہفتے میں وہاں ایک شادی ہوئی اس میں یہ چیز ہوئی تو وہاں کے ذمہ دار بہت فکر مند ہو گئے کہ یہ ہمارے وہاں شروعات ہوئی ہے اب پتہ نہیں ہمارا کیا ہوگا. تو مشورہ ہوا میرا وہاں جانا کیا ہو گیا تھا ہم لوگ وہاں جمع میں ذہن سازی کے وغیرہ. ابھی پتا چلا کہ دوسری شادی سب سے ہونی تھی انہوں نے اس کو آگے بڑھانے کی فکر بنا دی. کہ ہمیں نہیں پتا چلتا کہ کیسے چیزیں گھروں میں قبضہ کر جاتی ہیں. ایک آدمی بھی اگر خلاف جائے گا تو اس کے والا عمل محلے میں شروع ہو جائے گا. ایک آدمی کے وہاں کوئی غلط رخ چل رہا ہے ہو سکتا ہے میری بیٹی کو اچھا لگ جائے, وہ دیکھتا ہے میرے بیٹے کو اچھا لگ جائے میرے بھائی کو اچھا لگ جائے تو وہ اس کی نقالی کریں گے. یہ ایک نے کیا بینڈ باجا یہ دوسرا شروع ہو گیا. ہم یہ سمجھیں کہ وہ کر رہا ہے کوئی بات نہیں نا, ابھی وہ کر رہا ہے کل پورے محلے میں پھیلے گا اور پھر میرا گھر بھی بچے گا نہیں. ارے بھائی اطراف کے ماحول سے جب بیت اللہ نہیں بچ سکا تو میرا رب گھر کیسے بچے گا؟ ہم یہ سوچیں کہ میرے بچے محفوظ ہیں. میرے بچے محفوظ نہیں رہ پائیں گے. اس لیے ہمیں گشت کی محنت دی کہ پورے محلے والوں کو گشت میں جمع کریں اور سب کو مسجد کے فکروں میں اجتماعی شریک ہونے کی ترغیب دیں. پورے ہفتے انفرادی ایک ایک گھر میں جا کر گھر میں بیٹھ کر بات کریں اور جو ہم مسجد سے فکر لے کر گئے ہیں ایک ایک گھر میں یہ فکر بھرنا کہ یہ سب یہ مسجد کی فکر ایک ایک گھر میں منتقل ہو جائے گی. پھر ہر گھر سے ایسے تعاون ملے گا جیسے مدینہ منورہ میں تعاون ملا ہے. اللہ کے نبی علیہ السلام کے زمانے میں مدینہ منورہ میں سے کہ تمام گھروں سے حضور کو تعاون ملا ہے تو ہماری مسجد کے فکروں کو ہر گھر سے تعاون ملے گا. ورنہ 50 لاکھ کی گاڑی ہے ایک کانٹا گھستا ہے 50 لاکھ کی گاڑی کو کھڑا کر دیتا ہے. باہر پڑے ہوئے کنگن 50-100 کنگن ہے تم اس پر پیر رکھ دو کوئی فرق نہیں پڑے گا پر وہ باہر کی کانکری ایک بوٹ میں آ گئی تمہارے جوتے میں تب چلنا مشکل کر دے گا. ایک کانکری جوتے میں گھس گئی چلنا مشکل کر دے گی. تو ہم اپنے محلوں میں اس ملاقاتوں کو معمولی چیز نہ سمجھیں. اگر یہ چیز ہوتی رہی تو انشاءاللہ سب جگہ وائرنگ ہو جائے گا. مولانا اشرف احمد اللہ کا میں بیان پڑھا تھا اس بیان میں میں نے بڑا حضرت نے فرمایا تم وائرنگ کر دو سب جگہ وائرنگ کرو जब वायरिंग हो जाएगा अल्लाह पाक उसको पावर हाउस से जोड़ेंगे तो एकदम पूरा इलाका जगमगा उठेगा, पूरा इलाका जगमगा उठेगा। वायरिंग जाने की जरूरत है। अभी आप देखो कि हमारी मस्जिद के अतराफ में मकानों में से कितने मकानों में मुलाकातें हो रही है और वो क्यों नहीं हो रही, कि हमारा ये अमला जो चार चार महीने वाला अमला है वो फिरता था, सुबह में फिरता था, शाम को फिरता था। हमारा इस फिक्र के साथ फिरना ही बहुत बड़ी चीज है, चाहे मुलाकात हुई में हुई फिरना ही बहुत बड़ी चीज है। बहुत पहले हमारे वहां सब जगह ये रुख पड़ गया था कि खेत में मुलाकात कर ली, दुकान पर मुलाकात कर ली, फैक्ट्री में मुलाकात कर ली। फिर हजरत ने तरजीह दी कि भाई इस फिक्र में हम घर के एक एक फर्द को शरीक करना चाहते हैं, घर पर जाकर मुलाकातें करो। तो एक हाजी साहब मुझे मिले, कहने लगे मल साहब हमने तो ये चीज छोड़ दी थी, मैं अभी मोहल्ले में मुलाकात पे गया था तो मैंने अजीब गरीब चीज देखी, मोहल्ले की मुलाकात में गया था, बहुत दिनों बाद गया क्योंकि वो चीज ही छूट गई थी मोहल्ले के में फिरना, दुकान पर कर ली, फैक्ट्री पर कर ली, तो वो चीज छूट गई थी। तो कहने लगे जब मैं गया मैंने तीन चीजें देखी। क्या क्या देखा? तो मैंने देखा कि कुछ औरतें वहां ओटे पर बैठी हुई थी, बाहर घर के ओटे पर बैठी थी। जैसे हम तबलीग वाले गए तो कहने लगे जब हो जाए तो एकदम ओटे पर चंदर चली गई, ये मैंने अपनी आंखों से देखा हो, कहने लगे। फिर दूसरा हमने देखा कि मोहल्ले में गए तो बच्चियां फुल रैकेट खेल रही थी, फुल बैट खेलते हैं ना वो खेल रहे थे, तो उन्होंने कहा जवान वाले आए तो एकदम वो खेल छोड़ गए। अब बच्ची जवान बच्ची कूदे तब आप उसका अंदाजा करो उसका कूदना कैसा होगा, कि उनको उन्होंने हमको देखा कि वो गई घर में। का तीसरा हमने देखा कि हमारे उस मोहल्ले में कोई और मोहल्ले के दो जवान आकर बाइक लेकर खड़े थे, क्यों खड़े थे पता नहीं, उन्होंने हमको जैसे देखा गाड़ी स्टार्ट की और चले। हमारा इस फिक्रों के साथ फिरना हमारे मोहल्ले की बेदिनी को काट देगा, ये मामूली नहीं है इस फिक्र के साथ फिरना। और घरों में बैठकर बात करना बहुत बड़ी चीज है। हमारी जो फिक्र है, अगर हमने दुकान पर बात की, खेत में बात की, एक आदमी से बात की, उस घर में नौ आदमी है, पांच मर्द है पांच औरतें हैं, भाई मम्मी अप्पा तीन बेटे तीन बेटों की तीन बहुएं हैं। अगर एक आदमी बहु ने बात की वो हमारे फिक्रों में शरीक हुआ और घर में दूसरे नौ हमारे फिक्र में शरीक नहीं हुए, अब ये एक आदमी चाहेगा तो भी वो नौ उन पर गालिब आ जाएंगे। और अगर घर में जाकर हमने बात की तो उस घर के सारे मर्द हमारे सामने बैठेंगे, उन सबसे हमें बात करने का मौका मिलेगा और औरतों तक हमारी बात पहुंचेगी। हम जरा जोर से बात करें, छह नंबर के दायरे में बात करें तो वो औरतें भी हमारे फिक्रों में शरीक हो जाएंगी। हमारे डॉक्टर सनाउल्लाह साहब कहते थे कि जब हजरत जी रहमतुल्लाह के सामने ये बात आई, हजरत ने फरमाया कि हाँ हम ये बात नहीं करेंगे कि तुम अपनी मस्तूरात को भी बिठाओ ताकि हमारी वो बात सुने, ये फितरों का जमाना है, फितरों का जमाना है, हम ये बात नहीं कहेंगे। लेकिन औरतों की आदत ये होती है कि जब कोई आता है घर में अजनबी, वो चुपके चुपके कान यहां कर देती है कि क्या बात हो रही है, तो उसको बात पहुंचेगी हमारी। हम जो मस्जिद से तिकड़ा देकर गए हैं वो घर की औरतों को हमारी बात पहुंचेगी, और अगर हमारी बात उन औरतों को नहीं पहुंची तो भी उन औरतों में एक आदत ये होती है कि अभी बात करके करने वाले निकले भी नहीं होंगे कि उनका पहला सवाल ये होगा कि कौन लोग थे, क्यों आए थे। जब ये पूछेगी तो सारे मर्दों को बात करने का मौका मिलेगा, तबलीग वाले थे मस्जिद से आ रहे थे ये कह रहे थे। तो हम इन मुलाकातों को माहौल ही ना समझ, ये चीज हमसे छूट रही है। जब हमसे छूटेगी तो फिर हमारे बच्चों पर जो चीज उन पर आएगी उसी की सोच बनेगी। ये बच्चों के बाल बदल गए, रहन सहन बदल गया, तो ये किसने बदला? क्या हमारे दरवाजे पर आकर किसी ने दस्तक दी थी कि भाई साहब तुम्हारे बच्चे को ये कपड़े पहनने की मैं तरजीह देने आया हूं? क्या वो पता नहीं समंदर पार से चलाओ झंडे भी चलाओ, वो हमारे बच्चों में घुस गई, वो हमारी बेटियों में घुस गई वो बात। हमने अपनी बात रखना छोड़ दी तो दूसरी बातों ने जगह ले ली। इसलिए हम इसको अपनी हिफाजत समझकर कि मैं भी इसमें जागता रहूंगा, हम अपनी मस्जिदों के अतराफ में मेहनत का वो माहौल बनाएं। इंशाल्लाह ये खामोश मेहनत अगर हुई तो ये अभी भी जो चीज है वो इंशाल्लाह कटते हुए देर नहीं लगेगी। मौलाना अली ऐसा फरमाते थे, मैं इसको मैं नबियों वाला काम यकीन करता हूं, ये इस बातिल को काट देगा। आप देखो एक हमारा एक आदमी तीन दिन जाता है, जवान आदमी एकदम तौबा इस्तिगफार के साथ लौट कर आता है, तौबा इस्तिगफार के साथ। अभी हम लोग गुजरात के मशवरे में थे तो वहां अमरेली के साथियों ने कारदारी सुनाई कि समाज से माजूरीन की जमात उनके वहां गई है, शायद सूरत की गई है कि अहमदाबाद कहीं भी गई है। वो समाज से माजूरीन की जमात एक गांव में माजूरीन जितने होते हैं उनसे मिलने जाते हैं, तो एक माजूर था एक गांव में, पूरा गांव गैर मानुस है, पूरा गांव गैर मानुस, उसमें वो गांठिया बनाने का एक नंबर का कारीगर रोजाना 600 रुपए उसको मजदूरी वो देते हैं। उस कारीगर का से बात इजाजत हुई और उसको इंजन लेकर आए तो कहने लगे कि वो लड़का कभी मस्जिद में आने का रुख नहीं, खैर मानो से और बहरा है, गूंगा बहरा, समाज से बांधो उसको, ये समाज से बांधो इनकी जमात वसूल करके 3 दिन लेकर गए। 3 दिन वो लगाकर वापस क्या गया, कहने लगा उसके बाद से अभी तक उसके सर से टोपी नहीं उतरी है और उस दिन से उसकी नमाज नहीं गई है। 1-3 दिन में समाज से माधुरी की शक्ल बदल दी। 1-3 दिन में आप इसको ये नौजवानों पर मेहनत करने को मामूल, ये हमारे पास रास्ता ही नौजवान को वसूल कर रहे हैं। और जो खुशकर वो नौजवान जो स्कूल की लाइफ में है, आप उनको देख रहे क्या सूरत है। अभी मुझे नमाज से पहले एक साथ मिले, कभी हफ्ते में 3 दिन जाकर आए, तो 3 दिन जाकर आया तो मैंने, मेरे साथ नौजवान थे, तो उनको पूछा वो स्कूल कॉलेज के थे कि क्या सूरत हाल है, तो कहने लगे कि हमारे स्कूलों में तो अब इस्लाम नाम को बोलना ही कैंसर समझा जाता है। हाँ लोग नमाज पढ़ते हुए खौफ खाते हैं। ये मेहनत ऐसी है कि जो अल्लाह पर एतमाद, विश्वास, अल्लाह वाली जिंदगी गुजारने पर दुनिया और आखिरत का बनना ये यकीन भरेगा, वरना देखते देखते हम और आप रुक जाएंगे। इसलिए हम ये देखने में बहुत सादे सीधे आमाल है, लेकिन ये नीचे से लेकर ऊपर तक वायरिंग हो जाएगा। मस्जिद के टिकड़ों में हमारी वायरिंग, घर के घर, फिर उसके बाद हमारा घर, तो घर की मेहनत से घर समझ जाएगा, अपने मोहल्ले की मेहनत से हमारा मोहल्ले महफूज हो जाएंगे, और दूसरे कष्ट के जरिए से हमारे अतराफ के मोहल्ले महफूज हो जाएंगे, फिर 3 दिन के जरिए से हमारे देहात महफूज हो जाएंगे। हम इसको ऐसा समझ रहे हैं भाई पांच काम के जरिए अपनी लाश से लेकर पूरा इलाका कवर करने की खामोश मेहनत है, फिर हमारा सुबह और मुल्क और पूरा आलम का हमारे पास चिल्ला है, हमारे पास 4 महीने हैं, हमारे पास अंदरून है, बैरून है, अगर वो सही तरफ से लगना शुरू हो जाए तो ये शक्ल से हम अपने घर से लेकर अखीर तक पहुंच सकते हैं। इसलिए आप हजरत माशाल्लाह 4-4 महीने लगाए वो लोग, ये दुख आपको लेने के लिए बुलाया है। ये इतना बड़ा मजमा अगर इसका दुख ले ले और अपनी हरकत में आ जाए तो अल्लाह के दास से उम्मीद है ये जो जरासीम माशरे में फैल रहे हैं, जो जरासीम है वो कोई हैसियत नहीं रखते। अरे भाई पूरे कमरे में अंधेरा है और सब लोग चीख रहे हैं अंधेरा है अंधेरा है, चीखने से क्या होगा, एक मोमबत्ती जला दो, एक मोमबत्ती जलाते ही अंधेरा खत्म हो जाए। ये मोमबत्तियां जलाने की जरूरत है, मोमबत्तियां जलाने की इतनी खामोश मेहनत है। 100 साल में हम सबको तजर्बा हो गया कि कैसी कैसी कहां कहां क्या था अल्लाह ने इसके जरिए से चला दिया, तो हम और क्या तजर्बा करेंगे, इसको करने लगे और इसमें हम अपनी शहादत की चीज समझें। अपनी हिफाजत की चीज तो है ही, अपनी शहादत की चीज इस तरह से कि एक तो मैं करता रहूंगा तो मैं महफूज रहूंगा, वरना मैं भी महफूज रहूं कि ना रहूं मुझे नहीं पता। हर आदमी सोचे कि मैं मस्जिद के अमल में जुड़ता था तो मेरी बातें कैसी होती थी, मेरे दोस्त कैसे होते थे, मेरे अमल का क्या हाल था, मेरी तहज्जुद, मेरी इशराक, मेरी अबादी, मेरी सुबह शाम की तस्बीह, मेरे कुरान की तिलावत, और जब से मेरी कमजोरी हुई है मस्जिद में जुड़ने से मेरे अपने अमल का क्या हाल है। हर आदमी अपना जायजा ले, मैं 24 घंटे में अल्लाह रसूल की बात की मुझे तौफीक मिलती है, मैं किसी की तश्कील कर रहा हूँ 24 घंटे में, किसी से आखिरत के तस्करे कर रहा हूँ, जब मैं इस माहौल में रहता था तो मेरी क्या कैफियत होती थी, और जब मैंने उस माहौल से आगे पीछे हुआ मेरी क्या कैफियत हो रही है, और जब मेरे पास ये चीज नहीं होगी तो मैं अपनी घरवाली से कितने चर्चे करूंगा, मैं अपने बच्चों से कितने चर्चे करूंगा। लेकिन चूंकि वक्त लगा हुआ है इसलिए बच्चों में बेदीनी होगी तो चिड़ आएगी और चिड़ आएगी तो भाई ऑर्डर कहना शुरू करेगा, ये ऐसा करता है, तो वो बजाय बनने के मामले को बिगाड़ देता है, बजाय मामले के बनाने के मामले को बिगाड़ देता है जी। इसलिए हम ये धीमी गति की खामोश मेहनत है, सादा सीधी मेहनत है, लेकिन अल्लाह ने इसमें बड़ी ताकत दी, और अगर इन चीजों को करते हुए जिंदगी गुजारी तो अल्लाह की जात से उम्मीद है कि जीना तो अच्छा होगा मरना अच्छा हो जाएगा, और सबको ये फिक्र है कि मरना अच्छा हो जाए। अदमा रजी अल्लाह तआला ने बात फरमाते थे कि जो जैसा जिएगा ऐसा मरेगा, कमा तहयून तमूतून व कमा तमूतून तबअथून व तुहशरून, जैसे मरे जिएंगे ऐसे मरेंगे, इंशाल्लाह अल्लाह की तरफ से उम्मीद है कि मरना अल्लाह अच्छा कर देगा। और जब मर कर जाएंगे तो इंशाल्लाह आखिरत के अतबार से बहुत जखीरे वाले बनकर जाएंगे, बहुत माल वाले बनकर जाएंगे। आखिरत के हिसाब से जिन चीजों की जरूरत है वो हमारे साथ बहुत बड़ी खैर जाएगी। कि ये मेहनत हम ये नहीं कहते कि फर्ज है कि वाजिब है कि सुन्नत है कि नफल है, हम ये नहीं कहते, लेकिन ये जरूर है कि फराइज को जिंदा कर रही है, वाजिबात को जिंदा कर देती है, मुस्तहबात और सुन्नतों को जिंदा कर रही है, कैसे कैसों को जिंदा कर रही है। और अगर हम इसका जरिया बने तो हदीस में आता है कि खैर पर किसी को डालने वाला खुद उस खैर के करने वाले की तरह है। हम जितनों के लिए जरिया, अरे भाई मुझे जिसने तबलीग में लगाया होगा, मैं अभी इस कुर्सी पर बैठकर बात कर रहा हूं तो मुझे बाद में मिलेगा, जिसने मुझे लगाया उसके खाते में पहले जाएगा। आप सब यहां भी बैठे हो तो आपको बाद में मिलेगा। हम सब में से एक एक को जिसने तबलीग में लगाया, हम सब की एक कोशिश और सारी मेहनत उसके खाते में हमसे पहले जाएगी जिसने हमको लगाया है। ये बहुत बड़ी कमाई का जरिया है। बहुत अपने पीछे लोगों को छोड़कर जाना, काम करने वाले छोड़कर जाना। मौलाना उमर साहब रहमतुल्लाह अलैह की बातें बुजुर्ग सुना रहे थे कि दुनिया से लोग चीजें कमा कर जाते हैं, हम दुनिया में इंसानों को कमा कर जाएं। इंसानों को कैसे, इंसानों अपने पीछे काम करने वाले छोड़कर जाएं कि हो सकता है वो दुनिया में हमसे ज्यादा काम कर जाए। हजरत अबू हुरैरा रज़ियल्लाहु अन्हु वो सन 108 के अवाल का मुसलमान हुए, अल्लाह के नबी के साथ काम करने का बहुत थोड़ा मौका मिला, 4 साल मिले, लेकिन वो इमामुल मुहद्दिसीन बन गए, इमामुल मुहद्दिसीन बन गए। जो आदमी उनको मेहनत करके लाया था वो इमामुल मुहद्दिसीन नहीं बना, लेकिन जो आया था वो इमामुल मुहद्दिसीन बन गया। तो भाई इमामुल मुहद्दिसीन के नामायामल में जो जाएगा तो जो उनको लाया था उसके नामायामल में नहीं जाएगा। अरे बोलो क्या उसके नामायामल में नहीं जाएगा? इसमें थोक में कमाइए, थोक में हो सकता है हमारी औलाद और नस्ल हमको भूल जाए, लेकिन ये जिसको हम खैर पर डालकर जाएंगे वो हमें बख्शिश करेंगे ना करें, ये सारे सवाब करेंगे ना करें, उनके सारे अमल जैसे ही वो करेंगे हमारे नामायामल में आता ही चला जाएगा। इसमें हमारे बुजुर्ग कहते थे शैतान को अदावत है दावत से। किससे अदावत है बोलो, जरा जोर से बोलो, शैतान को अदावत है दावत से। क्यों वो अपना अपना कर ले कोई मानना नहीं, मगर ये सब नहीं करना चाहिए। अगर ये करेगा तो फिर ये अपने पीछे हजारों को छोड़कर जाएगा। तो इसका दफ्तर बंद करने की कोशिश कर रहा था, इसके तो हजारों दफ्तर खुल गए, इसके तो लाखों दफ्तर खुल गए, इसके तो गुजरात में नहीं बिहार में दफ्तर खुला है, बंगाल में दफ्तर खुला है, आसाम में, मणिपुर में और नागालैंड में और मिजोरम में और मणिपुर और पता नहीं कहां का खुला, और फिर अफ्रीका के जंगलों में और यूरोप में और सब पता नहीं इसके दफ्तर तो कहां कहां खुले हुए हैं। कल कयामत के दिन हर आदमी देखेगा। इसलिए हम खुशकिस्मत लोगों में बने कि हम जिस दिन दुनिया से जाएं अपने पीछे हम इंसानों को कमा कर जाएं। इसलिए जी चाहे न चाहे हम रोजाना अपने मौत के करीब जा रहे हैं, रोज मौत के करीब जा रहे हैं। आज जो सेहत है हो सकता है कल वो तंदुरुस्ती न रहे। हजरत अली फरमाते थे दो चीजों के आने में देर नहीं लगती, दो चीजों के आने में देर नहीं लगती, एक गरीबी को और एक बीमारी को। एक गरीबी को आने में देर नहीं लगती और दूसरा बीमारी को आने में देर नहीं लगती। कल मेरे हालात कैसे होंगे मैं नहीं जानता हूँ, आज अल्लाह ने जिस हाल में रखा है उसी में मैं इसको गनीमत समझकर करने लगूं, अपनी सुस्ती को दूर करूं, अल्लाह से तौबा करूं, माफी मांगू, इस्तग़फ़ार करूं कि अल्लाह तूने मुझे तौफीक दी थी 4 महीने तूने मेरे लगवाए और आज तक तूने मुझे चलाया, मुझसे क्या भूल हो गई, मुझसे क्या गलती हो गई, अल्लाह तूने मुझे इतनी बड़ी खैर की तौफीक मुझसे ले ली। ये बात याद रखने की कि जितने का जितनों का भी इस्तेमाल हो रहा है वो अल्लाह की तौफीक से हो रहा है, बगैर अल्लाह के इरादे के तो कोई आदमी इरादा नहीं कर सकता और बगैर अल्लाह की मर्जी के दुनिया में पत्ता नहीं हिलता। तो कोई आदमी अपने इतने जिस्म को जानो माल को अपनी मर्जी से कैसे लगा देगा? अल्लाह की तौफीक उसके साथ शामिल हल होती है तो उसके जरिए से ये खैर वजूद में आती है। अगर मैं उस पर अटक गया हूँ मैं अल्लाह से माफी मांगू कि अल्लाह तूने अशरफ चलाया था, अल्लाह मुझसे क्या भूल हो गई कि तेरे नबी वाले काम से मैं अटक गया हूँ, अल्लाह मेरी उस गलती को तो माफ कर दे, मेरी भूल को तो माफ कर दे, तुम मुझसे इतनी बड़ी खैर छून ली गई। हजरत शेख फजल की किताब में लिखा है कि जब आदमी से गलतियां होती है तो अल्लाह खैर की तौफीक छीन लेते हैं। پھر حضرت مثال دی کسی سے اللہ تحجد کی توفیق چھین لیتے ہیں, اللہ کسی سے تلاوت کی توفیق چھین لیتے ہیں, کسی سے اللہ سنتوں کی توفیق چھین لیتے ہیں, کسی سے اللہ دعائیں مانگنے کی توفیق چھین لیتے ہیں, اور مجھ سے اتنی بڑی خیر چھین لی گئی. اس لیے ہم سب اللہ سے معافی مانگیں, ہم سب اللہ سے معافی مانگیں کہ ہم اللہ سے معافی مانگ کر اپنے آپ کو اللہ سے قبول کروائیں. اللہ اگر تو نے مجھے قبول نہ کیا تو تیرا کام تو کسی نہ کسی سے لے لے گا, اے اللہ میں رہ جاؤں گا. اللہ تجھے تو بہت کام کرنے والے مل جائیں گے, اے اللہ مجھے تو محروم نہ کر. اپنے آپ کو کوشش کر کے چلانا, جی چاہے تو بھی چلانا, جی نہ چاہے تو بھی چلانا, بس تکلف محنت اور کوشش کر کے چلانا. اگر ہم اس کو طے کریں گے تو پھر اللہ پاک ہمارے لیے وہ اسباب مہیا کر دے گا. اللہ قرآن میں فرماتے ہیں جو برائی کا ارادہ کرے گا ہم اس کے لیے برائی آسان کر دیں گے, اور جو نیکی کا ارادہ کرے گا ہم اس کے لیے نیکی آسان کر دیں گے. فسنیت کرو بولی جو طرح, اور کوئی گناہ کرنا چاہے گا تو گناہ بھی آسان کر دیں گے. فسنیت کرو بولی جو طرح, اور نہ گناہ آسان تھوڑی ہوتا ہے, یہ دنیا امتحان کی جگہ ہے. جو چاہے گا وہ آسان کر دیا جائے گا. کوئی بچنا چاہے گا تو بچ جائے گا, اور کوئی لگنا چاہے گا تو اللہ لگنے کی شکلیں پیدا کر دے گا. تو ہم اللہ سے کہیں اللہ پاک تو نے توفیق دی, تو نے چڑھ کر بھی نہیں لگوائے, اور اللہ تو نے ایک زمانے تک ہم کو چلایا, اور اللہ اب میں بیٹھ گیا ہوں, میں ایک مرتبہ 3 دن جاؤں تو میں اپنے ساتھ ایک 3 دن کی جماعت لے کر جاؤں, کتنے لوگوں کو میں صحیح فکر دے سکتا ہوں, میں ایک چلے میں جاؤں تو میرے ساتھ کتنے نوجوان آئیں گے جو میرے ساتھ میں ان کو صحیح فکر دے دوں گا, میں روزہ میں 2.5 گھنٹے اپنے محلے میں پھروں, میں مسجد والی فکر کتنے گھروں میں بھر سکتا ہوں, میں لوگوں کے ساتھ پیار محبت سے مل کر کتنے لوگوں کے دل جیت سکتا ہوں. میں نے وہ بولنا چھوڑ دیا, میں نے لوگوں سے دوستی لگانا چھوڑ دی. اللہ میرے اس بندے کو معاف کر. اگر ہمارے میٹھے بول کے ذریعے سے روز ایک آدمی کو ہم وصول کر دیں, 30 دن میں 30 آدمی ہمارے ہاتھ آ جاتے, 360 دن میں 360 آدمی ہم کما لیتے, اور سال بھر میں ہم کتنے لوگوں کو کما سکتے تھے. وہ ہم نے بولنا چھوڑ دیا, ہماری وہ باتیں ختم ہو گئی. کتابوں میں آتا ہے جن سے یہ بولنا ختم ہو گیا وہ ساری خیر سے ختم ہو گیا. من فرما من الرفق فرما من الخیر کلہ, جو نرم مزاجی سے محروم ہو گیا وہ ساری خیر سے محروم ہو گیا. اس لیے کتابوں میں آتا ہے اللہ نرمی پر جو دیتے ہیں وہ سختی پر نہیں دیتے. اللہما یعطی علی الرفق لا یعطی علی العنف, اللہ جو نرمی پر دیتا ہے وہ سختیوں پر نہیں دیتا ہے. ہمارے اس گندے ماحول میں جس میں لوگوں کو متوجہ اپنے اپنے گندگی کی طرف لوگ متوجہ کرتے ہیں, پیار محبت سے ان کے دل جیتنے ہیں, ان کے من میں سماجت خوشامد کرنی ہے, اور ان کو اپنے ساتھ لے کر ان کو مسجدوں میں لانا ہے, اعمال میں متوجہ کرنا ہے. ہمیں نہیں پتا کتنی زندگی باقی ہے, ہم جو چیز کر سکتے ہیں اس کے کرنے میں ہم کبھی نہ کریں. انشاءاللہ اچھے اچھے لوگ ہم کما کر اس دنیا سے جائیں گے, ہیرے ہمارے ہاتھ آ جائیں گے. رب مبلغن او عام انسان, کہ وہ لوگ جن پر تمہاری محنت ہوئی ہے ہو سکتا ہے وہ بات جس نے سمجھائی اس سے آگے نکل جائے کام کرنے میں. جیسے ابو ہریرہ رضی اللہ عنہ, حضرت ابو ہریرہ بہت آگے نکل گئے, لیکن یہ اس کے نام عمل میں جائیں گے جنہوں نے ان کو بات سمجھائی. اس لیے ہماری جان اور ہماری صلاحیتیں ہماری استعداد اللہ کے بندوں کو اللہ سے جوڑنے میں لگے, اس کے لیے جو قربانی لینی پڑے ہم دیں گے. جو حضرت عمر رضی اللہ عنہ کا زمانہ تھا, ایک جماعت کسی علاقے میں بھیجی تو اس نے اس آدمی نے کہا کہ حضرت عمر کی بیٹی سے میرا نکاح کروا دو تو میں اسلام قبول کروں گا. کہا جی وہ ہمارے بس میں نہیں, ہم جا کر امیر المومنین سے بات کریں گے. تو جب انہوں نے آ کر بات کی تو انہوں نے کہا کہ تم نے وعدہ کیوں نہ کر لیا کہ اگر اس کے ذریعے سے ایک ایمان والا آ جاتا تو سستا سودا. اپنی بیٹی کی قربانی دے رہے ہیں, ہم اپنی جان کی قربانی دیں, ہم اپنے مال کی قربانی دیں, ہم اپنی صلاحیتوں کو ان پر لگیں. ہم گھراکوں سے کتنی میٹھی بات کرتے ہیں اور گھراک پہ بھول ہو جائے ہم بھول جاتے ہیں. ہم چھوٹی چھوٹی باتوں کی گانٹھیں مار لیتے ہیں ہم, اور کئی گانٹھیں نہیں مارتے, خالی اسی میں گانٹھیں مار لیتے ہیں اور اسی میں معذور بن جاتے ہیں. شوگر ہو گئی, بلڈ پریشر ہو گیا تو دکان نہیں چھوٹی, شادیاں نہیں چھوٹی, فنکشنوں میں جانا نہیں چھوٹا, یہ سارے روزہ پھر تبلیغ چھوڑا دی. تو ہم اپنے آپ کو معذور نہ بنائیں. کتابوں میں آتا ہے جو معذور بنائے گا وہ معذور بنا دیا جائے گا. فلا تمارتو فتمرتو, اے لوگو اپنے آپ کو بیمار نہ بناؤ ورنہ تم کو اللہ بیمار بنا دے گا, تم بیمار بنا دیے جاؤ گے. تو ہم سے جتنا ہو سکتا ہے اتنا ہم کریں, باقی اللہ کا رستہ یومنا ولی تمام مین اللہ, ہم جو کر कर सकते हैं वो करते रहेंगे, बाकी पूरा अल्लाह करेगा। इसलिए सब तय करो दो चीजें कि जब इंशाल्लाह हमारा सालाना वक्त का वक्त आएगा, सालाना वक्त एहतमाम से लगाएंगे। महाना वक्त का जब वक्त आएगा तो हर महीने बिला नागा हम अपना वक्त लगाएंगे और बाकी मकाम पर रहते हुए इन अमाल की पाबंदी करेंगे ताकि हमारी भी हिफाजत हो, हमारे घर के माशरे की, हमारे मोहल्ले के माशरे की, और हमारे जरिए अल्लाह ये खैर वजूद में ला दें और हम उसका जरिया बन जाए। इसलिए जब तक मकाम पर रहेंगे इन अमाल को हम एहतमाम से करते हुए रहेंगे। करोगे इसकी फिक्र और वह नियत करता है, सालाना की पाबंदी करोगे अल्लाह हिम्मत दे हर साल चार महीने जाओ, हर तीसरे साल बेरोन जाओ, कैसे जाओगे वो अल्लाह इतना इंतजाम करेगा। भाई जिसका एक बच्चा होता है एक बच्चे के रोजे भी अल्लाह देते हैं और 10 बच्चे होते हैं उन 10 बच्चों के रोजे भी अल्लाह ही देता है और 50 बच्चे होते हैं उन 50 के रोजे भी अल्लाह देता है। हम लोग तंजानिया का एक लड़का मेरा तर्जुमा कर रहा था, मैंने पूछा कितने भाई बहन होंगे, कि 50 भाई बहन है। मैंने कहा तू कौन सा नंबर क्या होगा, वो होगा 50 नंबर का। मैंने कहा अब्बा के अब्बा का इंतकाल हो गया, कितने उम्र में, 110 साल की उम्र में, तो आप 15 साल में पैदा हुए थे, तो 98 साल में, और 50वां भाई 102 साल में पैदा हुआ। तो मैंने कहा तुम्हारे मामे आऊंगा घर पर, तो मैं गया तो एक जमीन में सबके झोपड़े बने हुए थे, तो जब अल्लाह 50 देता है 50 का भी इंतजाम करता है। अरे भाई जिस अल्लाह ने पेड़ दिया वो भरने का डेरा ही नहीं दे रहा है, और जिस अल्लाह ने दांत दिया है वो चबाने का डेरा ही नहीं दे रहा है। जिस अल्लाह ने दांत दिया वो चबाने का देता है, जिस अल्लाह ने पेट दिया वो भरने का दे रहा है। जब इन तकाजों को हम लेंगे अल्लाह उनके पूरे करने का भी अल्लाह ही इंतजाम करेगा। इसलिए सब तय करो कि इंशाल्लाह हर तीसरे साल बेरून जाएंगे। जाओगे कौन कौन जाएंगे, तंजानिया से लानी पड़ेगी। कोई इस मर्जा में जिसके 3 साल हो रहे हैं वो खड़े होकर बताओ कि इंशाल्लाह मैं इस साल बेरून जाऊंगा। चलो खड़े होकर बताओ।